और समझे आदमी शॉर्ट में अल्लाह तक पहुंच गया। 10 मंजिला इमारत है, 10 मंजिला उसकी सीढ़ी होती है, तो सीढ़ी होती है 10 सीढ़िया और वो सीढ़ी के बगल में छोटा सा कमरा होता है, उसके बारे में बटन होता है, बटन दबा के अंदर दाखिल हो गया, अंदर बटन दबा दे तो 30 सेकंड होगा, 30 सेकंड में सीधा है और सीढ़ी चढ़ेगा तो 10 मंजिल के अगर 1 मिनट एक सीढ़ी में रखते हैं तो 10 मिनट के लिए। तो नबियों ने ये दावत दी के बीच देखते ईमान ले आ रहा जो सच्ची खबर लेकर आए और उस अल्लाह का कलाम लेकर आए मोजिजा, इस कलाम ने सबको हाजिज कर दिया। जितने सारे इश्कार खड़े करने वाले थे उस जमाने में जो कलाम आ रहा, जितने सारे उनके सारे सवाल का जवाब दे दिया। जिस किस्म के सवाल खड़े किए उन्होंने कलाम में, उस सबका जवाब हो गया। और बंदे के दिल में है कि बीत देखे नबी अलैहिस्सलाम की खबर को सच्ची मानकर, यही एक ईमान वाले का कमाल है जो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम को सच्ची मानकर अल्लाह के होने का इकरार कर, जो हजरत अबू बकर रज़ी अल्लाह अन्हु ने किया सबसे पहले सिद्दीक कहलाए, आपने खबर दी मान लिया, बिला पूछ रहा हूं अल्लाह एक, और सिर्फ उस तरह का एक नहीं जैसे उपा समझते थे मक्का के और मुश्रकीन, अल्लाह ने कहा भाई मुकुल को तुम्हारी कश्ती गौर में फंसती है तो लोग जिसको पुकारते आसमान वाले वो भी कह दे, जब घर में होते हैं सही सालिम होते हैं तो उसमें पुकार उसका कोई और है, जब सलामत होते हैं उसको नहीं पुकार, लेकिन जब गौर में कश्ती फंसती है तो उसको पुकारते हैं आसमान वाले को पुकार देते। तो वो उसकी जात के फाइल हुए लेकिन उसकी जात के साथ उन्होंने सिफतों में शरीक करा दिया, पैसे देने वाला कोई और है, जिंदगी देने वाला कोई और, सफर आसान करने वाला कोई और है, मुसीबतों को दूर करने वाला कोई और है, खुशियां लाने वाला कोई और है। ये उनके दिलो दिमाग में व्यवस्थित हो गया था, इसलिए जब उनके सामने इमाम अंबिया वल मुरसलीन खातिमुन्नबियीन और उनके माहौल में मारूफ भी सादिकुल अमीन, पूरे मक्का में मशहूर था आपके बारे में, आप सादिकुल अमीन सच्चे हैं, अमानतदार हैं, आपने जिंदगी में कभी झूठ नहीं बोला, वो कहते थे और आपके पास लोग अमानतें रखते थे आप पर एतमाद करके, हालांकि और लोग भी मक्के में थे। तो आपने उनको खबर दी इसकी चलना एक है और उसकी ज्यादा उसके बाद में उसका कोई शरीक नहीं है, तो ये उनके लिए ये बात मजूबा बन गई, अजान लाने का इलाम हुआ हिजा इन नजार शेखुल मजा, जैसे बात कर रहे सारे मामूदों को मिलाकर एक बना, ये तो अजीब वही बात है। इससे कमाल की बात यह बनने के लिए हुजूर अलैहिस्सलाम की खबर पर यकीन करें, आप जो खबर लेकर आए वो सच्ची खबर चलना एक और उसकी दादो सिफात में उसका कोई शरीक नहीं। दुनिया में जो कुछ हो रहा है वही कर रहा है, जो कुछ होगा वही करेगा, पीछे जो हुआ है अल्लाह ही ने किया, कैसे हो रहा है कैसे किया है कैसे करेगा वो, तो वो क्योंकि बड़ी कुदरत वाला है वो अपनी कुदरत से करेगा। उधर में कोई बहुत बड़ा प्रोजेक्ट होता है तो बस्ती में कोई गरीब आदमी की तरफ मंसूब करे कि आदमी पुल बना रहा है ताबी नदी पर, तो कोई मानेगा उसको? अरे कोई मानेगा कोई? जिसके घर में खाना नहीं है और वो ये आदमी पुल बना रहा है मानेगा तो? अरे उन्होंने भाई अरे कोई मानता है? नहीं। लेकिन अगर कोई कहे बंबई के दरिया पर हुकूमत पुल बना रहा है तो लोग मानेंगे नहीं मानेंगे? अरे मानेंगे समझते पर हुकूमत के तदाने में इतना पैसा है वो दरिया पर भी पुल बना लोग मान लेते, इसलिए कि हुकूमत की ताकत को जाना, حالانکہ وہ حکومت قرضہ لے کر بنا تھی اور قرضہ میرے ہاتھ سے ذمہ رہتا ہے. حکومت کہاں سے بنا تھی؟ کام ہوتے ہیں تو وہ سارے قرضوں پر ہوتے ہیں, بڑے بڑے قرضے ہوتے ہیں, راستے بنتے ہیں, پل بنتے ہیں, دوسری تعمیرات ہوتی ہیں ملک کے لیے, وہ قرضوں سے ہوتا ہے کیونکہ وہ تو سب سے فقیر ہیں اور اللہ کی ذات غنی, اللہ کی ذات غنی. لیکن کیونکہ بچپن سے ہم نے اللہ کی صفت غنا کو, اللہ کی قدرت کو, اللہ کی طاقت کو, اس کی قوت کو, اس کے رحم و کرم کو, اس کی صفت ربوبیت کو ہم نے جو ہے اسباب سے توڑا ہے, اسباب کے ساتھ توڑا ہے اور اپنے ذہن اور اپنی عقل سے سمجھایا ہم نے, اپنے ذہن سے اس کو سمجھایا, اپنی عقل سے سمجھایا, وحی کی روشنی میں نہیں سمجھا. انبیاء جو تھے وہ وحی کی روشنی میں سمجھ رہے, صحابہ کو حضور صلی اللہ علیہ وسلم وحی کی روشنی میں سمجھایا. آپ کے پاس کوئی مثالیں نہیں تھی ایسی, وحی کی روشنی, وحی کی روشنی سے سمجھا رہا ہے. اللہ ایک وحی کرنے والا ہے, وہی کھلانے والا, وہی پلانے والا, اللہ بڑا ہے, اسی نے پیدا کیا, مر کر اسی کے پاس واپس جانا, بیماروں کو وہ شفا دیتا ہے. وہی کی روشنی میں سمجھا سمجھایا ہے. ابراہیم علیہ السلام کا قصہ بیان کیا, ابراہیم علیہ السلام کہہ رہے ہیں کہ جب میں بیمار ہوتا ہوں تو میرا وہ اللہ مجھے شفا دیتا ہے جو مجھے کھلاتا بھی ہے پلاتا بھی ہے. یہ سمجھایا گیا وہی کی روشنی میں کہ بیمار کو شفا دینے والا کون ہے. انہوں نے ابراہیم علیہ السلام نے کہا, نبی کی بات نقل کی ہے قرآن میں کہ وہ ابراہیم علیہ السلام کہہ رہے ہیں کہ ہماری سوتا ہو گیا یقین کہ جب میں بیمار ہوتا ہوں تو کون شفا دیتا ہے, وہی میرا اللہ شفا دیتا ہے, وہ جو مجھے کھلاتا بھی ہے پلاتا بھی ہے. الذي يطعمني ويسقين, الذي يطعمني ويسقين, جو کھلاتا پلاتا بھی ہے, اللہ کھلاتا اللہ پلاتا. موسیٰ علیہ السلام اپنی قوم کے ساتھ جا رہے ہیں, فرعون کے لشکر نے جو پیچھا کیا تو جان بچا کر جا رہے ہیں, نہتے تھے, کمزور تھے, تو جا رہے ہیں. آگے دریائے نیل آیا, دریا آیا, تو اب ان کو خطرہ محسوس ہوا, تو قوم جو تھی انہوں نے ایک دم سے وہ اس خطرے کو دیکھ کر بولنے لگے ایک دم کہ موسیٰ آپ کو ہم پکڑے گئے, آگے دریا ہے پیچھے لشکر, اتنا لمدرکون, جب مارے جائیں گا پکڑے جائیں گے. تو برجستہ موسیٰ علیہ السلام اس سے کہہ رہے ہیں اللہ ہرگز ایسا نہیں ہوگا. کیوں ایسا نہیں ہوگا؟ مرضی ربی سید بھی میرا ساتھ میرا رب ہے. کون ہے؟ اور رب بڑی قدرت والا وہ مسل اسلام جاتے تھے. تو اس حصے کو وحی کے ذریعے نقل کیا ہمارے قرآن کہ بڑے سے بڑے حال میں بھی ایمان والا گھبراوے, بڑے سے بڑے حال میں بھی گھبراوے, لیکن کب نہ گھبراوے جب اس کی نظر اللہ پر ہو, اس پر اللہ پر نظر ہو تو گھبراؤ, اور اگر نظر مخلوق پر ہے تو پھر سب کمزور, حکومت پر ہے تو حکومت بھی کمزور, آج ہے کل نہیں ہوگا, کسی مالدار پر ہے تو اس کا مال آج ہے کل نہیں ہوگا, اس کے پاس مال تو ہے لیکن اس کے پاس جگر نہیں ہے, کیوں اس پر نظر رکھتا ہے؟ اس کے پاس رش کرنے کا دل نہیں ہے, چاہے وہ باپ ہو چاہے وہ سگا بھائی ہو, اگر اس کی طرف نظر کی ہے تو ناامید ہو جائے, کمزور ہے. اور اگر نظر اللہ پر ہے تو یہ آدمی کبھی نامراد نہیں ہوگا. اللہ سامنے سے دعوت دے رہا ہے کہ بندو ادعو لی, کہ تم مجھے پکارو, مجھ سے مانگو, استجب لکم, میں تمہاری پکار کو سنوں گا, تمہاری مانگیں پوری کروں گا. کیونکہ اس کے پاس قدرت ہے, اس کے پاس خزانہ ہے, مال کا بھی خزانہ ہے, چیزوں کا بھی خزانہ ہے, ہر چیز کے خزانے وللہ خزائن, اللہ کے پاس خزانے ہیں, ہر چیز کے خزانے ہیں. ساری دنیا کے سارے جنات اور انسان ایک ساتھ اپنی اپنی زبانوں میں مانگنا شروع کرے ایسے ادھر والی روایت ہے اس کو فرما دو سب مانگنا شروع کرے اور اللہ تعالیٰ سب کو دے دیں وہ سب کی زبانیں سنتا سمجھتا ہے ایک ساتھ سارے لوگ ایک ساتھ مانگ سب کی سنتا ہے سمجھتا ہے اور وہ سب کو دے دے جس کا جو مانگا ہوا ہے دے تو اللہ کے خزانے میں اتنا کم نہیں ہوگا جتنا ایک سوئی سمندر میں ڈوبے سوئی وہ سوئی کے ناکے پر کتنا پانی آئے گا مانگو چھوٹا سا قطرہ ہوگا مانگو یہ قطرہ اور اس کے برابر بھی اللہ کے خزانے میں کم نہیں ہوگا اتنے بڑے خزانے کا مالک اس کے پاس ہر چیز کے خزانے ہیں جس کی جو حاجت لیکن شرط یہ ہے کہ اس اللہ پر بندہ یقین کرے اور ایسا یقین کرے جیسا یقین سب نے کہا اللہ کرے گا جس ماحول میں ہم جی رہے ہیں اور آئے باتیں کیسے کرے گا اللہ غلط ہو کیسے کرے گا تو اس کا چھوٹا سا جواب یہ ہے کہ اللہ اپنی قدرت سے کرے گا کیسے کرے گا اللہ اپنی قدرت سے جس اللہ نے موسیٰ علیہ السلام کو اپنی قدرت سے نجات دیا کہ حال بہت زیادہ پریشان کن تھا قوم یہ سمجھ رہی تھی کہ اب تو بھائی مارے جائیں اس لیے کہ اللہ کی مدد جو ہے وہ عین وقت پر آتی اللہ کی مدد کب آتی عین وقت پر بندہ جو ہے مدد آنے کے وقت بڑھ جاتا بندہ عموماً جب صبر نہیں ہوتا آدمی کے پاس وہ مدد کے وقت جگہ چھوڑ دیتا جب مدد آنے والی اپنی بے صبری کی وجہ سے اس کے وہاں ہر چیز کا وقت ہے ہر چیز کا ایک وقت ہے لیکن آدمی کی عمر کا بھی ایک وقت کسی کے 50 سال کسی کے 60 سال کسی کے 70 سال کسی کے 80 سال کسی کے 100 سال جب تک وہ 100 سال پورے نہیں کرے گا جائے گا نہیں بہت سے لوگ پاسوں کے مرنے کا انتظار کرتے ہیں غازی سالم کیا بھی لوگ ہوتے کہتے مر جاؤ لیکن اس کا وقت عمر سے پورا ہوگا تو جائے گا اس کا وقت اللہ کے واسطے تھے کتنا بڑا ظالم علماء دیکھتے ہیں مفسرین کہ موسیٰ علیہ السلام کی دعا قبول ہو جانے کے 40 سال کے بعد پھر ہم رکھو جب ان کو کہے کہ ہم نے تمہاری دعا سن لی تمہاری دعا ہم نے سن لی قبول ہو چکی اس میں بادشاہ مطلب ہے وہ منظوری مل جاتی منظوری کسی چیز لیکن اس کے آرڈر آنے میں دیر لگتا ہے 1 سال 2 سال 4 سال 5 سال 10 سال کے بعد منظوری ہو گئی آپ کے کام آپ کا منظور ہو چکا ہے لیکن پیمنٹ آنے میں وقت لگتا ہے آدمی دنیا کے وقت کے حساب سے اتنا صبر کرتا ہے وہ سمجھتا ہے کہ بچہ 1 مہینے کے بعد آئے گا 1 سال کے بعد آئے گا اس میں 3 سال کی مدت ہوتی ہے پیمنٹ پورا کرنے میں تاجر لوگ جانتے ہیں اچھی طریقے سے پیسے اللہ کے واسطے بھی وہ ہوتے ہیں لیکن بندہ جو ہے صبر سے کام لے لیتا اس لیے نامید ہو جاتا ہے اللہ سے مایوس ہو جاتا ہے اور شیطان کا یہی کام ہے کہ اللہ سے نامید کرے اللہ سے مایوس کر دے تاکہ اس کے پاس جاوے نہیں اللہ سے مانگے نہیں کیونکہ وہاں مانگے گا تو دے دے گا اللہ کے پاس خزانے ہیں لیکن یہ ہے کہ اللہ کے وہاں حکمت ہوتی ہے اب اس کے خزانوں میں کمی نہیں اس کو دینے میں کوئی حرج نہیں ساری دنیا کا مالک بنا اور ایسی ایسی دوستی ہزاروں دنیا بنا دو اور بنائی بھی تیار ہے بنائی بھی تیار ہے کتنے عالم ہیں کوئی نہیں جانتا ابھی تو یہ لوگ جو کہتے ہیں ریسرچ والے بڑی تحقیق کی انہوں نے صدیوں سے لگے ہوئے ہیں صبح شام رات دن جو لگے ہوئے ہیں وہ یہ کہہ رہے ہیں کہ یہ جو زمین ہے پرتھوی یہ پرتھوی کے مقابلے میں سورج 13 لاکھ گنا بڑا کتنا بڑا 13 لاکھ گنا بڑا سورج اور اس سورج سے بھی بڑے بڑے کروڑوں ستارے کتنے ستارے کروڑوں ہیں جو دریافت نہیں ہو سکتے نہیں پہنچ سکتے والے یہ سورج خالی اتنا اور اس کی مسافت یہاں زمین سے سورج کی وہ کروڑوں کلو میٹر ہے लाखों में इतनी दूरी पर है उसे, और फिर कितने ऐसे करोड़ों और सितारे सैयार है, ये जो आपको ऊपर दिख रहा है वो आसमान में बादल दिखते हैं, वरना आप जहाज में ऊपर जाओ 40,000 फीट पर तो ऊपर से बादल दिखते हैं, नीचे नीचे भी बादल दिखते हैं। और हम तो यहां से देख रहे हैं, हमारी आंख की देखने की कितनी रेंज होगी, हम जमीन पर अंदाजा कर सकते हैं कभी इतना दूर देख सकते हैं, मगर चश्मे वाले चश्मे वालों को यहां का भी देखना, चश्मा लगाना पड़ता है जिसका चश्मा नहीं है, तो वो अंदाजा करें किसी से मैदान में जाकर को कितना दूर देख सकता है, कोचन किलोमीटर हो, 1 किलोमीटर देख ले सकता होगा, 1.5 किलोमीटर देख सकता होगा, तो ऐसे हजारों आलम है उसे जहां इंसान नहीं पहुंच सकता। बस ये है तो ऐसा है जैसे वो छोटे बच्चे होते हैं, रेत का ढगला किसी का देखा था, घर बनना है तो यहां से सुराख करते उतर जाते हैं, यहां से सुराख करते पूरी ताकत उसमें लगा देते हैं, और फिर जब वो थक जाते हैं तो लात मार के चले जाते हैं, उसको क्या करते हैं जितने सुराख है सब पर लात मार के, यही हाल इंसान का है, जितना भी सर्च कर ले वो जहां भी चला जाए उसको जाना है, उसको जहां जाना है चला जाए, लेकिन वो इस रेत के ढगले पर जो बच्चे मेहनत करते हैं उससे कुछ ज्यादा नहीं, जो इस दुनिया के माती चीजों पर मेहनत कर रहे हैं उसका अंजाम वही है, या फिर उनको लात मार के चले जाएंगे और ढगला उनको लात मार देगा। इसे अल्लाह इकबाल रहमतुल्लाह ने फरमाते थे कि ढूंढने वाले सितारों की गुजरगाहों को अपने अफकार की दुनिया में सफर कर न सके, वो जिसने सूरज की शुआओं को गिरफ्तार किया जिंदगी की शब तारीख सहर कर न सके, जो सूरज की शुआओं को तो गिरफ्तार कर लाए सोलार में, आजकल तो जगह जगह लग गए सोलार में, उन्होंने सूरज की शुआओं को बंद कर दिया पकड़ लाए, और रात के अंधेरे में उस प्लेट से उजाला किया हो, लेकिन अपनी जिंदगी की अंधेरी रात को उजाला नहीं कर सकते, जिंदगी की रात अंधेरी होती गई होती और अंधेरियों में भटक है, जीने का तरीका ही ना पता, पेशाब करना नहीं सिखाया, मां बाप के साथ बात करना नहीं सिखाया, एक बीवी को संभालना नहीं सिखाया, एक बीवी को संभालना जो असल सब्जेक्ट था जिंदगी का, जो जरूरी इलम था आदमी का, दुनिया की जरूरत का जो इलम था, जो रोजाना उसकी जरूरत है, अपने बच्चों को पालना पोसना नहीं सिखाया, इसलिए अपनी जिंदगी की रात दिन ब दिन अंधेरी होती गई अल्लाह से दूर होकर, फिर नसल हुआ तो अंसा हूं मनसूसा हो जाएगा कि जिन्होंने अल्लाह को भुलाया है खुदा ने उनको उनकी जातों से भुला दिया, जो कुछ जीना जो बना वही कह रहे कि कायनात के निजाम में गौर फिक्र करना इन्होंने शुरू किया, और ये गए और जाके सूरज की शुआओं को गिरफ्तार कर लाए, लेकिन अपनी जिंदगी की अंधेरी रात का उजाला नहीं, उस अंधेरी रात का उजाला ईमान, दिल में जितना ईमान उतरेगा जिंदगी की ये जो तारीख शब है अंधेरी रात है, ईमान के बगैर उजाला होगा, जितना अंदर ईमान आएगा अल्लाह को आदमी पहचान आएगा, तो फिर वो सूरज में चांद में नहीं उठेगा, वो तो आज पर जाएगा, सारी मसाफतें तय करके जाएगा, वो कायनात के फैले हुए निजाम में उलझेगा इसको अल्लाह की मखलूक समझेगा और बक्कर फायदा उठाएगा, अल्लाह ताला उसको ऐसे जौहर देगा कि जिसके जरिए से वो कायनात के इस निजाम से फायदा उठाएगा। हदीस बाप में आप इस्लाम ने फरमाया इन दुनिया होने पर लगू, दुनिया तुम्हारे लिए बनाई है, सूरज तुम्हारे लिए बनाया है, उसको तो ड्यूटी दे दी गई है, मैं मत करके इसको काम करना इंसानों के वो काम करता रहे, चांद हमारे लिए बनाया है, जमीन हमारे लिए बनाई गई, उसकी जिम्मेदारी और ड्यूटी क्या कर दी गई, वो अपना काम करता रहे करते रहेगी, जमीन आसमान हमारे लिए बनाया गया, जहां तक कि पूरी दुनिया का जर्रा जर्रा इंसानों के लिए, और उनको ड्यूटी दी हुई वो अपना काम करते रहेंगे, कायनात की किस चीज में इंसान हाथ मारता है उसको खराब करता है, अच्छा है सूरज तक पहुंचे नहीं वरना उसको खराब कर, सूरज तक पहुंचे नहीं वरना उसको खराब करके छोड़ रहा, जमीन पर इख्तियार है, पहाड़ों سیرہ ملا تو سب نے اپنی اپنی حضور طے کر دی. اگر یہ سورج پر پہنچ جائے تو وہاں بھی بنا دیں گے کہ آگے نہیں جانے دیں گے. جیسے ملک لڑتے ہیں کہ ہمارے ملک سے ندی جا رہے پانی آگے نہیں جانے دیں گے. پانی پر لڑائی ہوتی ہے, زمین کے ٹکڑوں پر لڑائی ہوتی ہے, حالانکہ سارا حصہ ہوتا ہے. لیکن یہ اس طرف کا جو حصہ ہے وہ ادھر والے کہہ رہے تھے ہم تم کو یہاں نہیں آنے دیں گے پیسے اٹھانے کے لیے, اور یہ کہہ رہے ہیں ہم تم کو یہاں. تو جس زمین پر اللہ نے انسان کو اختیار دیا اس زمین کی شکلوں کے استعمال میں اس سے فائدہ اٹھانے میں انسان لڑ پڑا. حالانکہ سب کا یہ تو سب کا مشترکہ طور پر اللہ نے دیا, یہ سارے انسانوں کا ہے مشترکہ سرمایہ ان دنیا کو لے کر. پھر اس میں دنیا کی جو عارضی ملکیتیں ہوتی ہیں مجازی ملکیتیں ہوتی ہیں اس میں شریعت نے اس کے اصول آداب بتائے, اس میں حقوق بتائے عارضی ملکیتیں ہیں تو اس میں حقوق ہیں, اس میں حقوق ہیں. جیسے پانی ہے, پانی سب کا ہے, پانی کا مسئلہ ہے پانی سب کے لیے. عارضی ملکیت کسی نے کر لی بہت بہت بور بڑا تو بور تو اس کا لیکن پانی سب کا. اور انہوں نے مسئلہ دیکھا اس کا کہ کنواں تو مالک تھا, کنواں کس کا ہے لیکن اس میں جو پانی ہے وہ پانی کس کا ہے؟ پانی سب کا ہے, آدمی اس پانی سے روک نہیں سکتا ہے. اور یہ ہے کہ اس کے بور کی موٹر سے وہ روک سکتا ہے, اس موٹر سے نہ نکال اس کے مسائل رہتے کام. تو اس لیے یہ جو کائنات ہے یہ کائنات میں جو ہے اللہ تعالیٰ کی ملکیت اور اس کو اللہ نے ہمارے لیے بنایا. ان دنیا کو لے کر رکھو یہ دنیا تمہارے لیے اور انسان کو اللہ نے اپنے لیے بنایا, وہ اس کو اونچے نہیں فائدہ اٹھا بیٹھا بولے جا رہے اس کو اور اس کی کسی چیز کو خدا نہ بنا دے یہ مخلوق ہے. اس کا ہمالیہ پہاڑ بھی مخلوق ہے اور اس کا بحر ہند جو ہے دریائے ہند ہے وہی ساگر جو ہے وہ بھی مخلوق ہے خدا نہیں سب مخلوق. ایک ذات اللہ کی ذات سب سے اوپر ہے, وہ بڑی قدرت والا ہے. اس کی قدرت پر ہمارا ایمان کہ وہ کرے گا اپنی قدرت سے کرے گا, وہی ہم کو کھلائے گا اپنی قدرت سے کھلائے. قوم کا انسان پریشان روزی روٹی کے معاملے میں, قوم کا پریشان اتنا تھکنے کو اللہ نے نہیں کہا, اتنا تھکنے کو نہیں. لیکن وہ حدیث قدسی ہے کہ اللہ تعالیٰ نے فرمایا کہ ابن آدم کفر رب العبادت میں ہم لوگ سزر کر رہے تھے مواسط دو خبر کہ ابن آدم تو میری عبادت کے فارغ ہو جاؤ میں تیرے دل کو بنا سے پڑھ دوں گا اور تیری فقیری دور کر دوں گا. دل کو کسے پڑھوں گا؟ بنا سے, اور فقیری دور کر دوں گا. وہی لمبا فار, اور اگر تم نے ایسا نہ کیا اللہ کی عبادت ہوئی تو آج کے لیے آدمی نے وقت نہیں کرا فارغ نہ ہوا تو پھر حدیث میں آتا ہے کہ میں تیرے دونوں ہاتھوں میں کام دے دوں گا, تیرے دونوں ہاتھوں میں کام کرتا رہے صبح شام کام کرتا رہے رات دن کام کرتا رہے بولا تو سوکھا کر اور تیری فقیری دور نہیں کروں. اس زمانے میں پیچھے ہم جاتے ہیں 25-50 سال پہلے تو لوگ رہتے تھے شہروں میں یا گاؤں دیہات میں, زیادہ تر جو ہے لوگ ساتھ میں رہتے تھے, دادا ہوتے تھے گھر میں, ابا ہوتے تھے, بڑے ابا ہوتے تھے, ہوتا تھا نا سب. جس نے بھی بوڑھا جس نے انہوں نے تو یہی دیکھا ہوگا ایک دادا ہے پھر بڑے ابا ہیں اور ان کے شاہ ہیں ابا ہیں سب خوبی ہیں ادھر اور ساتھ میں سب رہتے تھے. ایک بڑے ابا کے چار بیٹے ہیں, ابا کے چار پانچ بیٹے ہیں, چچا کے تین چار بیٹے ہیں, دادا ہیں دادی ہیں, پورا کنبا قبیلہ ہوگا. اس میں دادا ریٹائرڈ ہے, بڑے ابا کام کر رہے ہیں قوم کے ساتھ جاتے ہیں, جیسے دو تین لوگ گھر میں کام کر رہے تو پورا کنبا پلتا ہے. ارے پلتا تھا نہیں پلتا کھاتے تھے نہیں کھاتے بولو نا بھائی ارے کھاتے تھے سر ایسا ایسا بول رہے ہیں شاید میں تو غلط کہہ رہا ہوں بھائی اسی طرح ہوتا ہے دھیرے دھیرے زیادہ سمجھدار ہو گئے ایسے ہو زیادہ سمجھدار. تو پھر اللہ سے نظر ہٹی اور دلوں میں تنگی آئی. دلوں میں کیا آیا؟ تنگی آئی. تو پھر دھیرے دھیرے دھیرے دھیرے دھیرے وہ الگ ہوئے, کاروبار الگ کرنے پڑی ہے, وہ چھوٹے موٹے جھگڑے پیدا کیے, بڑے پاپ کو الگ کیا, پھر بھی الگ کریں گے, وہ بھی الگ الگ الگ ہونے کا ذرا زیادہ ہوگا. پھر وہ ابا کے ساتھ دو چار بیٹے بھی الگ الگ ہو کر کام کرنے لگے. کم ہوا تھا تو اما کو بھی بھیج دیا کام کا, بہن کو بھی ڈگری دلا کے کسی جگہ کام کر دیا, جو بھی کام کرے گا. اب تو ایک تصور بن گیا ہوا ہے, ایک طرح پہلے اس کو کوئی سوچ نہیں سکتا. کوئی مجبور عورت ہوتی تھی جس کا کوئی بھروسہ حال نہیں تو وہ کوئی مزدوری کر لیتی, لوگوں کے گھر میں برتن مان لیتی, اپنا گزارا کرتی. ویسے یعنی پورے اس میں سو میں سے کوئی ایک خاتون ایسی ہوتی, ہزار میں کوئی دو چار ہوتی, پھر بھی اس طرح سے کام کرتی ہوتی. اور وہ بھی ایک طرح سے معاشرے میں لوگوں کو ذرا ماری لگتا تھا کہ ان کے گھر کی عورت کام کرتی ہے بیچاری, یا تو بیچاری کی حالت دیتی یا لوگ اس کو اچھی نظر سے نہیں دیکھتے تھے, یار یہ ان کے پاس ہیں پھر بھی ان کی بیوی کام کرتی ہیں, بیٹی کام کرتی ہے. لیکن اب ایک تصور قائم ہو گیا ہے, اور یہاں تو ابھی بھی اللہ نے ہماری عبادت کر رکھے کم ہے, باقی دنیا کے ملکوں میں تو اب یہ ہو گیا کہ شوہر اپنا کمائے گا, بیوی اپنا کمائے گا. نظر اللہ سے ہٹی اور بنیادی اصول جو ہے کہ اللہ تعالیٰ نے عورت کا نفع اس کا بھی اپنے ذمہ نہیں رکھا. عورت کسی بھی صورت میں بیٹی ہے تو باپ کے ذمہ اس کی پرورش اور اس کا نفع ہے, اور اس کا باپ اس کو پالے گا, روکے گا, اس پر وسیلت ہے بیان تھپ بنا دیا باپ کے ذمہ. جب تک کہ بیٹی کے طور پر باپ کے ساتھ ہے, اس کو کھلاوے پلاوے, اس کے کپڑے کا, اس کے کھانے کا, اس کے رہنے سہنے کا انتظام کریں. جب نکاح کے قابل ہو جائے تو اچھا رشتہ تلاش کر کے اس کو رکھ سکتے. اب نکاح ہو گیا تو اس کی روزی روٹی کس کے ذمہ ہے؟ شوہر کے ذمہ. ابھی اپنے شوہر کے ساتھ رہے, اس کی خدمت کرے, اور اس کے ذمہ کر دیا کہ اپنی بیوی کا نفع دے, جو وہ کھاوے وہ اس کو کھلا, جس نوعیت کا کپڑا وہ پہنے اسی طرح کا اس کو پہنا, جس گھر میں وہ رہے اس کو گھر میں عزت کے ساتھ رکھے, اس کی کوئی تکلیف ہے تو اس میں اس کا ساتھی بن کے رہے, اس سے جو اولاد ہو اس اولاد کی بھی ذمہ داری اس ماں پر نہیں رکھے, اس کے باپ پر رکھے. یعنی اس عورت کو اور خاتون کو اللہ تعالیٰ نے اپنی خود کی اور اپنے اولاد کی روزی روٹی کی ذمہ داری بھی نہیں دی, اس کے باپ کے ذمہ ہے, اس کے شوہر کے ذمہ ہے, شوہر بھی نہیں رہا, باپ بھی نہیں. اب یہ ماں ہے, اس کے اولاد ہے, اس کے اولاد کے ذمہ ہے کہ اپنی ماں کی خدمت کرے, جانی خدمت کی ضرورت ہے جانی خدمت کرے, مالی خدمت کی ضرورت ہے ان کے مالی, یہ اولاد کے ذمہ کر دیا. اگر اولاد بھی نہیں ہے, وہ بیوہ ایسی ہیں جن شوہر ہے نہ اولاد, تو قوم کے ذمہ کیا کہ بیوہ ہو یا تین بچے ہوں اور ان کی کفالت کرے, کفایت کے طور پر بتائیں ہمارے مذہب سے لوگوں کے ذمہ آئے کہ ان بچوں کے ذمہ اور عورتوں کے ذمہ جو ہیں ان کی اپنی روزی روٹی بھی, اس کی ذمہ داری والوں اور اللہ کا برکت کرتا حدیث میں ہے, انتم ترزقون وترزقون بضعفائکم. آپ صلی اللہ علیہ وسلم انتم ترزقون وترزقون بضعفائکم, کہ تم کو روزی دی جاتی ہے اور تمہاری مدد کی جاتی ہے تمہارے کمزوروں کی وجہ سے. جس گھر میں کوئی بچہ کمزور ہوتا ہے, بوڑھی ماں ہوتی ہے, بوڑھا باپ ہوتا ہے, چچا ہوتے ہیں, دادا ہوتے ہیں, نانا ہوتے, تو وہ یہ نہ سمجھے کہ میں ان کو کھلا دوں, ان کی برکت سے کھا رہا ہے. ہمارے اسلام فرمائیں گے تم کو ان کی برکت سے روزی دی جائے, اس لیے اولاد جمع ہوتی ہے تو پھر برکت ہوتی ہے. آپ دیکھو کہ عموماً یہ سنگل آدمی اکیلا ہوتا ہے جب تک تو اتنے زیادہ روزی روٹی کے دروازے نہیں کھلتے, نکاح کرتا ہے تو نکاح کے بعد دروازہ کھلتا ہے. اس لیے آپ دیکھو کہ جب تک آپ نے سنگل ہوتا ہے تو اس کا سونے کا پلنگ بھی اپنا نہیں ہوتا, ارے ہوتا عموماً نہیں ہوتا کہ ابا کا پیسہ ہے وہ پلنگ اس پر سوتا ہے, نہ اس کا کمرہ ہے نہ اس کا پلنگ, چاہے وہ کماتا ज्यादातर तो है कि माँ बाप का कमाया हुआ इस्तेमाल करता है, लेकिन निकाह होता है निकाह तो निकाह के साथ ही बरकतों के दरवाजे खोलते हैं, औरत अपनी रोजी लेकर आती है। फिर जब औलाद होती है, एक बच्चा, दूसरा, तीसरा, चौथा, पांचवा, तो फिर उस हिसाब से अल्लाह पाक रोजी में खुशहाली करता है। लेकिन आदमी भूल जाता है, अपने दिन भूल जाता है, वो तो जो है ना अपने बाजुओं पर नजर होते हैं कि मैंने ये कमाया, मैंने नौकरी करके जमा किया था और मैंने वो ज्यारत की थी वहां करा था, मैं फॉरन जाकर लाया था, वो सब भूल जाता है। अगर नमाज को अल्लाह याद करें तो अल्लाह के एहसान तले दबा हुआ और एक निजाम अल्लाह ने कायम किया है कि जब कोई इबादत इनात के साथ होता है तो अल्लाह ताला बरकतों के दरवाजे खोल, बरकत बहुत बड़ी चीज है, तो बरकतों के दरवाजे खोलते हैं कि वक्त पर सारे काम निकल जाए, वक्त पर निकाह हो जाए, बरकत वक्त पर निकाह हो जाए, 8 लाख रुपए का पगड़दार हो जाए, 25 साल में शादी ना हो रही क्या जिंदगी, 1 लाख रुपए का पगड़ था और 25 साल की उम्र में निकल नहीं हुआ, जो बुनियादी जरूरत, जो बुनियादी जरूरत है, 1 करोड़ का बंगला आदमी के पास है, 30 साल की उम्र में बीवी नहीं ला सकता, ये बरकत नहीं। आदमी का रहने का बड़ा घर है और बच्चा लेने को तैयार नहीं है, बीवी जो औलाद नहमत चल रहा है, औलाद नहमत है, क्या सहन बन गया है, यह दिमाग खराब हुआ है। इंसान है, कोई जानवर ने आकर पहले फैमिली प्लानिंग नहीं करवाया, अनहेंड एक गांव है, न उनके पास रहने का घर है, न खाने का कोई खजाना है, न कोई दुकान है उसके पास, अरे न कोई दुकान, न कोई स्टॉक उनके पास होता है कि वो इतना पैसा है, इतने गेहूं है, इतना गल्ला है, कोई नहीं। इंसान जो है वो अल्लाह से दूर हो, अल्लाह को बोला, खुदा ने उसको उसकी जात से बुला दिया, नसूल्लाह पंसा होना पूछा, अल्लाह ने उसको अपनी जात से काफिल करके बुला दिया और एक ऐसे लोग पर चला गया जो दुनिया के उन लोगों का इल्म है जिनके पास कुछ जिंदगी जीने का नहीं, इसलिए कि इसने वही की रोशनी में जीना छोड़ दिया। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने अपनी उम्मत को वही की रोशनी दी, वही की रोशनी में जिंदगी गुजारे, यानी उस इल्म की रोशनी में जो इल्म आप लेकर आए, नमाज भी उसी रोशनी में कबूल होगी, इबादत अगर वही की रोशनी में है, इल्म की रोशनी में कबूल होगी, वरना बहुत सारी इबादतें जमीन पर हो रही है, जितने लोग देखो ना हजारों किलोमीटर पैदल यात्राएं हो रही है, हजारों किलोमीटर पैदल लोग चल रहे हैं और दूसरी बहुत सारी इबादत के नाम पर पूजा हो रही है, बहुत सारी चीजें हो रही है, मजहब के नाम पर, नबी के नाम पर, अहले बैत के नाम पर, अल्लाह के नाम पर, लेकिन अल्लाह ताला फरमा रहा है कुल हल नुनब्बिउकुम बिल अफसरीन अमला, कुल हल नुनब्बिउकुम बिल अफसरीन अमला الذين ضل سعيهم في الحياة الدنيا وهم يحسبون أنهم يحسنون صنعا. کہ میں تم کو بدترین کاموں کی خبر دوں، اللہ کہہ رہا ہے سورہ بقرہ کا آخری رکوع جس میں ذکر ہے بابا حسیب الذین کفروا والی دو بار میں آگے نہیں، قل سل تنبئكم بالأخسرین أعمالا، کہ میں تم کو بدترین کاموں کی خبر دوں، الذين ضل سعيهم في الحياة الدنيا وهم يحسبون انهم يحسنون صنعا، کہ وہ کام ہیں کہ جن کے سارے کام جو دنیا میں انہوں نے کیے ہیں سب اکارت ہو جائے، حالانکہ ان کاموں کو اچھا سمجھ کے کر رہے ہیں، عبادت سمجھ کے کر رہے ہیں، وهم يحسبون انهم يحسنون، وهم يحسبون انهم يحسنون صنعا، کہ وہ گمان کر رہے ہیں کہ وہ اچھے کام کر رہے ہیں، عبادت کر رہے ہیں، اولئک الذین کفروا بآیات ربهم ولقائه وحبطت اعمالهم ولا نقيم لهم يوم القيامة وزنا، یہ وحی کی روشنی میں نہیں ہو، اللہ کی آیتوں کے انکار کے ساتھ، حضور صلی اللہ علیہ وسلم کی تعلیمات کے خلاف ہے، اور ان کو اللہ کی ملاقات کا انکار کر رہے ہیں، اللہ کے سامنے جانا ہے، کھڑا ہونا ہے، تو ان کے ان کاموں کا کوئی بھاؤ نہیں ملے گا، تولا ہی نہیں جائے گا، بھائی تول میں آ گئے تو مول میں آ گئے، بولے نا کہ جو چیز تولی جائے اس کا بھاؤ दिखाओ, मेरा थोड़ा ही नहीं गया रिजल्ट। और स्क्रैप की दुकान पर जो है वो देखते हैं भाई ये सामने ही रही है, बाद चीजें ऐसी होती है जो बेकार की होती है वो निकलवा देते इसको अलग। और अगर पसंद चीज के साथ मिली होती है तो तोल के बाद फिर काटते हैं, 5 किलो कम मिलेगा। क्यों भाई? हमारा पूरा डोभा है, नहीं तुम्हारे सोहे के साथ वो चीज जो कचरा मिला हुआ है ना वो उसका 5 किलो काट दिया, कटौती करते हैं, असल चीज का भाव देते। तो वहां कह रहा लाख रुपये में रहूंगी और रुपये होगी वजना, इनका कोई वजन ही नहीं बनेगा। इसलिए कि ये अल्लाह की आयतों के इंतजार के साथ अल्लाह हुजूर अलैहिस्सलाम ने इस उम्मत को वही की रोशनी दी, एक इलाही दिया, इस इलम की रोशनी में आपने अल्लाह को समझे, अल्लाह के इल्म की, जिस इल्म की रोशनी में पहली आयत में अल्लाह को रब बताया गया अल्हम्दुलिल्लाह रब्बिल आलमीन, कि अल्लाह ही है जो सारे जहानों का रब, पहली आयत में उसको रब बताया गया। इस आयत की रोशनी में अल्लाह की रबूबियत को तस्लीम करना खत्म कर, अल्लाह खिलाएगा, कैसे खिलाएगा? अपनी कुदरत से खिलाएगा। अब आदमी जायज नाजायज की तमीज करेगा कि उसने हमें नाजायज कामों से रोका, उसने जायज काम करने को कहा जायज करूंगा, चाहे थोड़ा होगा क्योंकि रोजी बदला देने वाला है, रोजी कौन देगा? रजा अल्लाह रब अल्लाह। अब आदमी नाजायज काम नहीं करेगा, गलत काम नहीं करेगा, सही काम करेगा और कामकाज के लिए उसकी इनात को कर्ज नहीं करेगा, किसी भी काम में कामकाज के लिए उसकी नमाज नहीं छोड़ेगा, कारोबार के लिए, नौकरी के लिए नमाज अल्लाह का फरीदा है, वो कारोबार से पहले इबादत नमाज, कारोबार से पहले नमाज, नमाज के बगैर कारोबार नहीं, पहले नमाज है उसके बाद कारोबार, पहले रोजा है उसके बाद कारोबार। अगर कारोबार रोजों रोजे में मुखिल है तो फिर रोजे को मुकदम किया जाए, असल रोजा है पहले, उसके बाद आदमी कामकाज करेगा, कारोबार करेगा, रोजा बुनियादी पढ़ाई है। ऐसे ईमान उस सबसे ऊपर बुनियादी पढ़ाई है कि ऐसा काम हो कि जिसमें कारोबार में बेईमानी हो रही हो ऐसा काम नहीं कर सकते, ईमान पर सच पड़ेगी, झूठ बोलना पड़ रहा है तो आदमी ऐसा काम पैसा और माफी मांग हम नहीं कर सकते, धोखा देना पड़ रहा है तो आदमी नहीं करेगा, इसको समन करना पड़ रहा है तो आदमी नहीं कोई मैं तो मौका हूं मैं क्या करूं कोई कोई ऐसा शेर में कहा ऐसा करना नहीं करेगा, सिर्फ हमारी मर्जी के खिलाफ करता है तो आदमी छोड़ के चला जाता है, मामूली वजह से दे आदमी नौकरी छोड़ देता है, और आदमी सेठ की वजह से अपने आदरत करेगा कभी अल्लाह फरमाते हैं कि बड़ा बेवकूफ है आदमी, बेवकूफ आदमी ये जो दुनिया के खातिर अपने आदरत को बर्बाद कर सकते, फिर फरमाया महा बेवकूफ है वो जो दूसरों की दुनिया के खातिर अपने आदरत बर्बाद कर, एक तक अपनी दुनिया के खाते का है वो बेवकूफ, और उससे बड़ा बेवकूफ कौन है ये कमाएगा से और झूठ ये बोल रहा है, खाएगा कोई और ये गबल कर रहा है, इस्तेमाल कोई और करेंगे निराश में चला जाएगा और ये किसी का हक मार कि न इसकी दुनिया बनेगी और अपने आदरत बर्बाद कर जाएगा। ये सारी चीजें होती है यकीन की कमजोरी से, जब यकीन होगा बदला खिलाएगा, कैसे खिलाएगा, कैसे खिलाएगा बोलो ना भाई, अपनी कुदरत से खिलाएगा, हाँ उसके पास खजाने हैं तो फिर आदमी काम करेगा, इसलिए कि अल्लाह ने दारुल असबाब बनाया, काम करेगा लेकिन अल्लाह के हुदूद में रहकर करेगा, हुजूर सल्लल्लाहु अलैहि वसल्लम के बताए हुए तरीके पर करेगा, जैसे सहाबा ने किया, सहाबा ने तिजारत की, साहबा ने खेती भी की, वाजे साहबा ने मजदूरी भी की, मजदूरी ये तीन चीजें उस वक्त थी, खेती तिजारत और मजदूरी, मुलाजमत का तो बाद में दौर चला, मुलाजमत एक जो है जॉब अभी बड़े मुंह भर के बोलते ना जॉब जाते हैं पूरा कंपनी का क्या करते जॉब करते क्या करते जॉब करते हैं, गुलामी का एक तर्जमा किया है, एक तरह की गुलामी आदमी ने अपना वक्त वक्त की गुलामी पूरे जिसम की नहीं होती, लेकिन आपने बोला ना पाबंद किसी का 8 घंटे 10 घंटे تو وہاں اس زمانے میں صحابہ نے تجارت کی, کھیتی انصاف کھیتی کرتے تھے اور فقراء صحابہ تھے تو وہ مزدوری کرتے تھے, کھیتوں میں کام کر لیتے تھے. یہودیوں کے یہاں بھی کام کیا, مزدوری کی, اجرت پر کام کر لیتے تھے. پھر دن کے لیے دو دن کے لیے کام ہوتا ہے, ان کا بھائی اتنے ڈور پانی کرا دو کھیت میں, وہ پورا کر کے آتے. تو اس طرح سے انہوں نے, لیکن انہوں نے ان ساری چیزوں پر اپنے دین کو مقدم رکھا, ساری چیزوں پر, ان ساری چیزوں پر عبادت کو مقدم رکھا. نماز کا وقت ہوتا تھا تو سب مسجد کی طرف آیا, اللہ تعالیٰ نے ان کا تذکرہ کیا تھا, ان کی تجارت, ان کی خرید و فروخت, ان کو اللہ کے ذکر سے, نماز قائم کرنے سے اور زکات ادا کرنے سے مانے نہیں ہوتے. تجارت اللہ کو بھی جن تجارت ہو رہا ہے الحمد للہ, وہ قوم سلاد وہی کا یہ زکات, یہ چیزیں اسے ان کو مانے نہیں ہوتی تھی. یعنی اپنی تجارت پر بھی وہ ذاکر ہوتے, غافل نہیں ہوتے تجارت میں, ذاکر یعنی حکم پر ہوتے. کیسے ہوتے؟ حکم پر ہوتے. تجارت میں ذاکر ہونے کا مطلب ہے کہ اللہ کے دھیان کے ساتھ ترازو پکڑتے, کیسے پکڑتے؟ تو ان کو کاپے بلا کہ میں صحیح بول رہا ہوں کہ غلط بول رہا ہوں. تجارت میں ذکر کا مطلب ہے کہ ہاتھ میں تسبیح ہے اور ترازو میں ڈنڈی ہے. آدمی سامنے والا بہت زیادہ بھروسہ کرے گا, بھائی تسبیح پڑھ رہا ہے آدمی دھوکا نہیں دے, اور وہاں ترازو میں ڈنڈی لگائی ہوئی ہے. وہاں ذکر سے مراد یہ ہے کہ آدمی اللہ کے خوف سے ترازو پکڑتا ہے کہ کہیں کم نہ چلا جائے, کم جائے گا تو اتنا میرے مان میں حرام ہے, میرا سارا مان خراب ہو جائے گا, دھوکہ نہ ہو جائے سامنے والے کو, سامنے والے کو دھوکہ نہ ہو جائے. اس لیے اپنے مال کا ہے بتائے گا, سمجھ میں نہیں آئے گا کہ حکام نے مسائل لکھے, اس لیے بیچنے والے کے ذمے ہیں کہ اپنے مال کا ایپ بتا رہا, وہ بھی لوگوں کو دیکھے گا, کیونکہ ایپ نظر نہیں ہے, مال میں ایپ ہوتا ہے, وہ گاہک کو نہیں دیکھتا ہے, وہ آدمی کو بتا ہوا. بھائی کوئی آدمی جانور بیچ رہا, جانور بیچ رہا ہے تو اس جانور کو کوئی بیماری نہیں, وہ گاہک کو بیچارہ بھی دیکھنا ہے, اس کو تو پتا نہیں, اس کو پتا نہیں, وہ تو اس سے سائز دیکھنا ہے, تندرست ہے, کمپلیٹ ہے, اور وہ اس کو دیکھ کر سودا کرتا ہے, اس سے اسی حساب سے کئی اس طرح کا جانور اتنے میں ہوں, اس کو بتانے بیماری بیچنے والے کے ذمے ہیں کہ اپنے جانور کی بیماری کا ان کو پتا کرے, ہمارے جانور کو بیماری اور یہ بیماری. اب آپ کو اختیار ہے, آپ اس کو خریدیں, اس بیماری کی وجہ سے میں ہزار روپے کم دے رہا ہوں, ورنہ اس کی قیمت 10,000 ہے, میں 9,000 کا کو دے رہا ہوں. اگر وہ خوشی سے لے جا رہا ہے اور اگر وہ لے گیا بغیر بتائے ہوئے تو اس کو اختیار باقی رہتا ہے کہ یار ارے ہوتا ہے تو واپس کر سکتا ہے, ایسے ہر چیز میں. لیکن آدمی کا ایمان بنا ہوا نہیں اندر تو وہ کسی طرح اس کو پکڑا دیتا ہے. اب وہ جانا اس کا کام, وہ بےچارا روتا رہتا ہے بازار کہ یار میرے ساتھ میرے تو اتنا ہی سرمایا تھا, کیسے ویسے کر کے میں نے 10,000 جمع کیے تھے جانا لینے کے, تو اس کے دور سے میں گزارا کروں گا, دفاع کراؤں گا. لیکن اب وہ بیچارہ ہے, وہ جانور بیچنا پڑا ہے, اس کو بیماری اس کے کام ہے, تو وہ دعا دے گا, اس کو بولو نا, وہ دعا دے گا. آپ نے فرمایا من کشف فلی سمیع, یہ جو شوقا ہے وہ ہم سے نہیں. کس وقت فرمایا آپ نے؟ ایک مطلب بازار میں آپ گئے مدینہ کے بعد, تو کسی نے کہا اناج کا ڈھیر لگا ہوا, بارش ہوئی ہوگی, بارش ہوئی ہوگی, وہ اناج بھی گیا, تو انہوں نے یہ کیا ہوگا کہ اوپر خشک دانے ڈال دیے, اندر سے گیلا تھا, آپ نے اندر ہاٹ ڈالا اور نکالا, دیکھا تو اندر سے گیلا تھا, تو آپ نے کہا منگش بھلے سمجھنا جو دھوکہ ہے وہ ہم میں سے نہیں, یہ دکھانے کا کچھ ہے دینے کا کچھ ہے کہ ہمارا دین نہیں, اس میں برکت نہیں ہوگی. آپ ہی چاہے کروڑوں کما, وہ مال اس کے لیے راحت کا ذریعہ نہیں بن سکتا, وہ مال بوال جان بنے گا جو غلط راستوں سے آیا. اس لیے صحابہ کے بارے میں کہا کہ وہ ایسے مرد ہیں, رجال رجال اللہ تجارت بلا ہوئے من ذکر اللہ, کہ وہ ان کی تجارت خرید و فروخت اللہ کی ذکر سے ان کو واپس, وہ اللہ کے دھیان کے ساتھ بازار, حضور صلی اللہ علیہ وسلم کے طریقے پر وہ کام کرتے ہیں تجارت کرتے ہیں, اور نماز کے وقت نماز پڑھتے ہیں, اقامۃ الصلاۃ نماز فائض کرتے ہیں, باجماعت مسجد جا کر نماز پڑھتے ہیں, وہ اتا زکات اور جو اللہ نے دیا ہے اس پر بھوکھا نہیں کرتے, زکات خوشی سے ادا کرتے ہیں, اللہ ہی کر دیا ہوا ہے, آدمی اپنے پاس سے تھوڑا دیتا ہے, اپنے پاس سے دیتا ہے, اللہ کا دیا ہوا دیتا ہے, حکومت کچھ نہیں دیتی پھر بھی 18% دے جاتی ہے, ارے ہوتا نا حکومتوں نے ٹیکس لگائے دنیا بھر میں, گاندھی والا جو نظام بنا دنیا میں, جب انسانوں نے اللہ کے منصفانہ نظام کو پسند نہیں کیا, اپنے اختیار سے اس کو اختیار نہیں کیا, تو پھر اللہ پاک نے ظالموں کو مسلط کیا, اس کو قدرت ایسا ہے کہ اس نے منصفانہ نظام بنایا کہ لوگ نماز قائم کرے, آزاد کیا تھا کہ وقت پر نماز ادا کرے 5 وقت, اور مالدار لوگ صاحب نصاب لوگ اپنے مال کی زکات ادا کرے تو 2.5% زکات ادا, کتنا فیصد؟ 2.5%, 100 میں 2.5 روپئے, 1000 روپئے 25 روپئے, لیکن اس خوشی سے دینے کو راضی نہ ہوا. علماء نے لکھا ہے کہ اگر مالدار لوگ اپنے مال کی زکات ادا کر دیں تو کوئی مسلمان بھوکا نہیں رہے, کوئی بھوکا نہیں رہے, اللہ کا نظام وہ پوری زکات ادا کر, کوئی بھوکا نہیں سوئے, یہ سب کو روک دیں. اسی لیے جب نظام چلا اللہ کی کتاب کے مطابق زمین پر, تو مشہور ہے عمر بن عبد العزیز کے زمانے میں اور ان کے بعد بھی بعض لوگوں کے ساتھ زکات دینے والا کوئی نہیں ہوتا, زکات دینے والا کوئی نہیں ہوتا, سب کو غنی کر دیا تھا, زکات قبول کرنے والا نہیں, حضور کی پیشین گوئی بھی ایک دور آئے گا ایسا کہ کوئی زکات لوگ زکات دے کر ملیں گے, کوئی زکات دینے والا نہیں. جب نظام ہو ہوگا جو اللہ کا چلایا ہوا ہے, صحابہ کی صفت بیان ہے, وہ زکات ادا کرتے ہیں, نماز قائم کرتے ہیں, اقام الصلاۃ و ایتاء الزکات, یخافون یوما تتقلب فیہ القلوب والابصار, وہ فقر و فاقہ سے نہیں کرتے, وہ فقر سے, یہاں ہمارا کروڑپتی فقر سے ڈر رہا ہے, وہ بھی کہتا ہے کہ میرے بچوں کے لیے سب کرنا پڑتا ہے, ایک بات ہے بھائی کروڑوں روپئے پھر کیوں جھوٹ بولتا ہے, کیوں بھون دے رہا ہے, کیوں دھوکہ دے رہا ہے, کیوں دبا رہا ہوں, تو کہنا کہ میرے بچے میرے بھی کیوں بچے ایسا کہتا ہے, ریٹ لگا ہوا ان کی صفت کی, وہ نماز قائم کرتے ہیں, زکات ادا کرتے ہیں, اور اس دن سے ڈرتے ہیں جس دن دل اور آنکھیں الٹ پلٹ ہو جائے, یعنی قیامت کے دن سے ڈرتے ہیں, دنیا کا کوئی خوف ہم کو نہیں. ابن مسعود عبداللہ بن مسعود کا یہ شاید واقعہ ہے کہ وہ بڑے بوڑھے ہو گئے, کمزور ہو گئے, ان کی بیٹیاں تھیں, لڑکیاں تھیں, کسی نے کہا کہ آپ نے اپنی بیٹیوں کے لیے کچھ نہیں چھوڑا, آپ کے بعد ان کا کیا ہوگا, تو کہنے لگے میں نے اپنی بیٹیوں کو سورہ واقعہ سکھائی, کیا سکھایا, سورہ واقعہ سکھائی, اور میں نے حضور صلی اللہ علیہ وسلم سے سنا کہ جس گھر میں سورہ واقعہ پڑھی جائے گی روزانہ شام کو اس گھر میں پاپا نہیں ہوگا, گارنٹی ہم بھائی گارنٹی بتا دیں, گارنٹی کہ رکھ دو اتنا پیسہ جمع کر دو بینک میں بچی کے لیے, اتنا بچے کے لیے, اتنا بیوہ کے لیے, اس کے لیے, رب کو اصل ہے ہم نے کب سے ساری جواب داری لے لی, اللہ رب ہے کون رب, ایک بزرگ ہے اللہ والے بھی نیا تو ان کے بیٹے جو تھے ان کا انتخاب ہوگا پوتے جاؤں, تو کسی نے کہا کہ حضرت آپ کے پوتوں کا رہنے کا ڈر نہیں ہے اور آپ کے پاس گنجائش ہوتی ہے, آپ دوسرے لوگوں کو تعاون کر دیتے ہو, دینی مصارف میں خرچ کرتے دو پیسہ آپ ان کے لیے گھر بنا دو, تو انہوں نے کہا ان کا اللہ بہت بڑا, ان کا کون ہے, ان کا اللہ بہت بڑا, عمر بن عبدالعزیز کا مشہور قصہ جب ان کے انتقال کا وقت قریب ہوا تو ان کا سالہ تھا مسلمہ ابن عبد الملک جبن مروان, تو وہ آیا ان کی عادت میں اور اس نے کہا کہ آپ امیر المومنین ہیں, آپ جا رہے ہیں دنیا سے, آپ نے اپنے اولاد کے لیے کچھ نہیں چھوڑا, چند دراہم تھے ان کے پاس, حالانکہ وہ بادشاہ کے داماد تھے اور ان سے آگے ان کے سادے بادشاہ رہے, ان کے نکاح میں بادشاہ کی بیٹی تھی, بادشاہ کی بیٹی تھی ان کے, لیکن انہوں نے انصاف کے ساتھ حکومت چلائی اور اپنے لیے فقر کو پسند کیا, खुशीराम जिंदगी गुजारा, उनके घर में भागे रहते थे, हालांकि वो अमीरुल मोमिनीन और भागा रहते थे। एक किस्सा उनका ये भी आता है तालीम में मरी को, एक मतलब उन्होंने अपने खजांची से पेशी मांगा उपहार कि भाई जो मेरी तनख्वाह बैतुल माल से मेरे गुजारे के लिए दे हैं उसको जरा मुझे एडवांस दे दो, उपहार देते हैं। तो वो भी उन्हीं का खजांची था, वो कह रहा था अमीरुल मोमिनीन आपको आइंदा महीने तक जिंदा रहने की उम्मीद है, गुजारा दे रहे पता कौन करेगा, बैतुल माल रखने पड़ेंगे तो आपको उम्मीद है ना जिंदा रहोगे, बोले हाँ भाई बात को ठीक है लेकिन चले तो नहीं जाना, कहाँ उम्मीद है जिंदा रहेंगे। तो इनके इंतजार पर बहुत मामूली तराकी थे उनके पास, और ये जो साला था उनका उसने जरा हमदर्दी बताई, अगर आप कहो तो मैं आपको कोई रकम बदिया दूँ ताकि आपके बच्चों की मिलाज बच जाए। तो उन्होंने कहा सच कहता देगा तो जरूर दूंगा, मैं कह रहा हूँ आपको दूंगा। तो फरमाने लगे कि वो माल तो तुम उन लोगों को दे दो जिनसे तुमने और तुम्हारे बाप दादा ने जुल्म वसूल किया है, मुझे हुकूमत की कोशिश पर आदमी होता है हुकूमत तो एहतियात नहीं रहता, जो एहतियात उन्होंने किया ऐसा एहतियात कौन करे, जो बड़ा भाई राजदीन ने किया तो वो क्या रजी अल्लाह जब दुनिया से गए तो अपना बाप वफक करके गए बैतुल माल को कि भाई मैंने बैतुल माल से गुजारे के बकद तनख्वाह ली है और मैं ये चाहता हूँ कि मेरा जाती बाप है वो बैतुल माल में उसके बदले बदले इतना एहतियात किया हो। ऐसा उम्र कह रहे थे कि बाजारों को तकलीफ में डालते हैं, यानी कितना तक वह इख्तियार करके गए। तो वो कहने लगे कि वो मान लो तुम उनको दे दो कि जिनसे तुमने और तुम्हारे बाप दादा ने जुर्मा लिया और मेरे बच्चों के बारे में आपको फिक्र है तो मेरे बच्चों का अल्लाह बहुत बड़ा है, बहु है तबल सालिन बहुम ये तबल सालिन के वो नेकों का जो लोग हैं नेक लोगों का वाली है, मैंने अपने बच्चों को नेकी से अगर वो नेकी पर है तो खुदा उनका वाली है और अगर वो नेकी पर नहीं है तो मुझे उनकी कोई परवाह नहीं, तो उनको नेकी सिखाई गई बाप जिंदगी पर मेहनत करता है बेटे को काम पर लगाने की और फिर भी वो नहीं करता काम पर, बाप कहता मैं मेरी जिम्मेदारी मैंने पूरी करता होता है ना, उसको पढ़ाने की बहुत कोशिश की बहुत चर्चा किया लेकिन नहीं पढ़ा, और बाप में मेरी जिम्मेदारी मैंने पूरी कर दिया वो जाने उसका काम जाता ऐसा कहता है ना। तो ऐसे एक ईमान वाले बाप के दिन में है कि वो अपने बच्चों को नेकी और तकवे का रास्ता बता, कौन सा रास्ता बता, उसको नेकी सिखा, उसको उसकी दुनिया बनाने के खातिर उसको फासिक न बना, उसको दुनिया बनाने के खातिर उसको झूठा न बना, उसको दुनिया बनाने के खातिर उसको सौ मसला का तारीख न बना, नमाज रोजा छोड़ रहा है दुकान चला रहा घरों में कि जो बेटा जरा कमाता धमाता वो चाहे जुमा भी ना पड़े उसको कोई कुछ नहीं करता, और जो सीधा साधा अपनी जरूरत की रोजी कमा कर लाता है और पांच वक्त नमाज पढ़ता है जरा मस्जिद जल्दी चला जाता है तो सब उसको खोजते तेरे बच्चों का क्या होगा, दिन भर मस्जिद में पढ़ा रहता है कुरान पढ़ता रहता है इससे थोड़ा मसला होगा, सब उसको खोजते हैं बेचारे, हालांकि जरूरत की रोजी कमा के नहीं आता, इस जाहिर वक्त अपना होता है तो वो मस्जिद जाता है दुआ मांगता है कुरान पढ़ता है तिलावत करता है जिक्र करता है अल्लाह का काम करता है तकवे का रास्ता इख्तियार करता है, चाहे वो मुत्तकी नहीं बन गया लेकिन वो तकवे का रास्ता, और एक फासिक फाजिर बेटा जो एक वक्त की नमाज नहीं पढ़ता लेकिन जरा 20-25 हजार रुपये कमा के लाता है तो बाप उसको सर पर बिठाता है, कभी उसको दो जुमले नहीं कहता बेटा नमाज अल्लाह का फरीजा है, फिस्क के साथ वो दिन बरकत नहीं हो, नमाज छोड़कर आपकी कभी परवाह नहीं चढ़ सकती, न उसकी दुनिया बच सकती है ना फिर बच सकती, हाँ दिख रहा है लेकिन उसका अंजाम आपकी दुनिया में भुगतता है जब फराइज की नापदरी के साथ और फराइज छोड़कर आपकी जिंदगी गुजरता है वो अल्लाह की नजर से गिर जाता है, अल्लाह की दुनिया की फराइज छोड़ कर या बेटा चालाकी करके आता है शाबाशी दे रहा झूठ बोलकर आया है गबन करके आया है धोखा देकर आया है किसी को बेवकूफ बनाता है, क्योंकि वो पढ़ाया जा रहा है दुनिया में अमलन प्रैक्टिकल वही तालीम है दुकानों में, और जो इस लाइन के इदारे हैं वो यही पढ़ाते हैं। एक लड़का मुझे मिला वो MBA कर रहा था, MBA होता है MBA जो बिजनेस मैनेजमेंट के कोर्सेज है जिसमें आपने बिजनेस कर रहा है, तो मैंने उसको पूछा भाई तुमको इसमें क्या सिलेबस है क्या पढ़ाया जाता है MBA में, तो उसने कहा मुख्तसर में समझा दूं आपको, मैंने समझा वो क्या है, उसने कहा कि हमको ये पढ़ाया जाता है टकले को कंगड़ कैसे बेचेगा, इसको बोलो ना, जिसको बाली नहीं है सर पर उसको कंगड़ कैसे बेचेगा, यानी जिसके सर में बाल नहीं है उसको कंगड़ा बेचना सिखा दें, कैसे बेचेगा ये, कैसे बेचेगा बताओ, सच बोल के बेचेगा वो, ये तालीम, ये तालीम जरा माँ बाप को कहा था कि बच्चों को सच्चाई सीखा, अमानतदारी सीखा, दयानतदारी सीखा, और उनको ये सिखा कि देखो बेटा रोजी का मालिक अल्लाह है, अगर तुम्हारी मुकद्दर की रोजी है वो जंगल बयाबान में तुमको रोजी दे देगी, तुम्हारी मुकद्दर की रोजी आकर जिस अल्लाह ने इब्राहिम अलैहिस्सलाम के खानदान को बयाबान में रोजी पहुंचाई, इब्राहिम अलैहिस्सलाम ने उनको नमाज का सबक सिखाया, सबक को सिखा कर दे और दुआ की अल्लाह से रोकाना इन्नी अस्कंतु मिन ज़ुर्रियती बिवादिन ग़ैर ज़ी ज़रअइन इंदा बैतिकल मुहर्रम रब्बना लियुक़ीमुस सलाह, कि अल्लाह मैं मेरे अहलोयाल को तेरे हुक्म पर इन ज़ुर्रियती बिवाद ऐसी वादी में ग़ैर ज़ी ज़रअ वादी में तेरे हुक्म पर इनको छोड़कर जा रहा हूं, ये तूने हुक्म दिया इसका, अल्लाह का हुक्म था कि ग़ैर ज़ी ज़रअ वादी में छोड़ो वहां बैतुल्लाह के करीब, और वो ऐसी जगह है चटियल मैदान नहीं है, पत्थर ही पत्थर, पहाड़ पत्थर, उस वादी में छोड़ रहा हूं अस्कर तुम इन दुर्दी विवाद वही दीदी सर है जहां न दाना है न पानी है इन दबई लेकर मुहर रहा हूं तेरे मुबारक मोहतरम घर के पास, फिर आगे कह रहा बना ले होते गुस्सा क्यों छोड़ता हूं कि अल्लाह वो नमाज कायम करेगा तेरी इबादत करे, फिर आगे दुआ कर रहा हूं पहले तो ही बताया कि क्यों छोड़ता हूं, उनका काम बताया वो नमाज पढ़ेंगे तेरी इबादत करेंगे, और अब अल्लाह से कह रहे हैं आगे उनको जानते हैं कि अल्लाह कुदरत वाला कैसा है, वो कुदरत वाला है, वो उन पर करो से ऐसा पानी निकाल दे कि हजारों साल हो गए आप तक रोक भी रहे, ये है कुदरत रब्बना लियुकी मुस्तला वजाल अफिलकम मिनन नास तहवी इलैहिम, कि अल्लाह लोगों को इनकी तरफ मुतवज्जे कर दे, इसलिए कि बयाबान में अकेले इंसान की पहली जरूरत होती है कि उसको कोई मानूस करने वाला, घर में आदमी अकेला रहने को पसंद करता है रहता है, और औरत हो तो चाहे रोका देखे कितने फ्लैट में लोग रहते हैं लेकिन वो अपने फ्लैट में अकेले दे रहे उसको डर लगता है, यहाँ एक औरत साथ एक छोटा सा बच्चा मासूम सा, तो क्या कह रहे हैं पहले तो उनकी उनकी इस शिक्षक को दूर कर दें और लोगों का रुझू उनकी तरफ कर यहां रुका है ताकि इनकी दहशत दूर हो जाए, और फिर आगे कह रहे हैं वर्षो तुम मेरा समारोह कि अल्लाह इनको घरों की रोजी देना, बाप के दिल में लाइए मेरे औलाद को अच्छा खाना नहीं, वहां बयाबान है न वहां घास उठती है न कोई दाना उठता ना पानी है वहां, लेकिन इब्राहिम अलैहिस्सलाम जानते थे कि रोजी जो है जमीन से नहीं अल्लाह के खजाने से आती, कहां से आती है फलों की रोजी खिला क्यों कहा मेरे को ताकि वो तेरे शुक्र गुजार कितना सबक है इसमें सारा सबक है, ये है वही की रोशनी, ये क्या है वही की रोशनी, अब आदमी अपने औलाद के बारे में फिक्रमंद तो रहेगा लेकिन किस लाइन की फिक्र करेगा कि ये बेनमाजी न हो जाए ये झूठा ना हो जाए ये कॉलेज में जाकर फासिल ना हो जाए ये शरीयत सुन्नत का कोई पास ख्याल ना करे ये फासिल ना हो जाए वहां जाकर कि हुजूर के तरीके के खिलाफ कपड़े ना पहने इसका चेहरा हुजूर के तरीके के खिलाफ ना हो जाए पहले फिक्र इसकी हो पहली फिक्र हो और उसके साथ अगर वो कोई तालीम देता इस तालीम में इसको सच्चाई सिखाई जा रही इसको अमानतदारी सिखाई जा रही इसको दयानतदारी सिखाई जा रही इसको अपने वालिदैन की फरमाबरदारी सिखाई जा रही और इसको अपनी कौम के साथ अपनी मिल्लत के साथ अपने मुल्क के साथ अपनी उम्मत के साथ बुजुर्ग की उम्मत के साथ वफादारी सिखाई जा रही इसको ये तालीम दी जाए चले जाए तो वैसे तालीम दे जाए कि उसकी नजर में उसके मां बाप भी जाहिल हो जाए ये तो वो पढ़ के आया कि उसके माँ बाप भी जाहिल हो गए और इसने तो पढ़ के अपना स्टेटस वो बना दिया है कि अब वो तो माँ बाप के पास बैठ ही नहीं सकता, वो तो अपने अब्बा के साथ बाजार में चल भी नहीं सकता, उसे कह रहा है कि तुम्हारे साथ नहीं आऊंगा, अपने दोस्तों के साथ जाऊंगा, तुम जल्दी चले जाओ। उसे कह रहा है अब तो इसके पास वो स्टेटस हो गया है तो अपनी मां के पास नहीं बैठ सकते, उसको तो अपनी मां भी अच्छी लग रही, उसको तो मां भी अच्छी लग रही। इसलिए दुनिया के मुल्कों में जिनकी हम तकलीफ कर रहे हैं, जिनके पीछे हम दौड़े भागे जा रहे हैं, वहां पर उन्होंने साल में एक दिन रखा मदर डे, क्या रखा है बताया सबको पता पड़े, ये क्यों रखना पड़ा, मां की इज्जत में रखा है, ये दिन क्यों रखना पड़ा कि वहां बच्चे जो है ना 14-15 साल के होकर मां बाप को छोड़ने चले जाते, अब वो अपनी दुनिया में मस्त होते हैं, घूमते हैं फिरते हैं, अपना जॉब करते हैं, कुछ पैसे कमाते हैं, इससे अपनी ख्वाहिशें पूरी करते हैं, जब चाहे किसी लड़की को हाथ पकड़ ले, जब चाहे किसी लड़की का हाथ छोड़ दे, साल भर वो दिखते ही नहीं। तो फिर उन्होंने उनके मोहम्मद करीम ने जो बड़े हमदर्द और प्यारा हैं उनके, उन्होंने सोचा भाई इसका कोई रास्ता निकाला, तो क्या रास्ता निकाला भाई साल में एक दिन रखो, क्या करो एक दिन जरूर रखो ताकि उस दिन औलाद अपने मां को मिल जाए, मदर डे आज शादी मां के नाम, तो वो मां बेचारी जो है साल भर से तरसती है क्योंकि जिस बच्चे को जलती है उसके लिए फितरतन उसके दिल में मोहब्बत होती, लेकिन माहौल ऐसा बन गया कि वो बावजूद इस मोहब्बत के भी अपने बच्चों को रोज नहीं बुला सकती, उन पर जबर नहीं कर सकती, वो उनको जोर से नहीं कह सकती तू रोज आओ मेरे पास या हर रख जाओ हर महीने आओ, वो साल में एक दिन जो है इंतजार करके अच्छा पकाकर वो सुबह से इंतजार करते कभी आएगा अभी आएगा कभी आएगा अभी आएगा, तो वो अपनी मर्जी से किसी का बेटा दौड़ के वक्त किसी का आसर के वक्त किसी का मौलिक दौड़ आता है, और उसकी मर्जी में जितना है 5 मिनट 7 मिनट 10 मिनट 15 मिनट जितना उतना बैठकर मां का टाके चला जाता है, इसका नाम है मदर डे। ये कल्चर है अल्लाह ने वही की रोशनी दी थी, उस वही की रोशनी को छोड़ा हुजूर वाला हमारा कोई बता कि जिसमें अपनी तो अपनी मां कोई बेवा मिले तो उसकी भी खिदमत करने को कहा है, जो उसका रजीदा तो मजबूर किसान के एक बेवा को खिदमत कर दे जो मजबूर थी आपको, हालांकि आप अमीर और मोमिनी रोजाना सुबह सुबह जाकर उसकी खिदमत करते हैं और उसको फिरा फिरा क्या करें, मोहल्ले की बच्चियां जो है छोटी छोटी लड़कियां एक माहौल होता है जानवरों का माहौल था पालने का और उसमें बकरियां पालने का माहौल, खुद आपने भी बकरियां पाला, बकरियों से लोगों ने चांद छोड़ा ही बच्चों में पीछे पड़ गए, बकरियां पालते थे अच्छे खासे मुसलमान घरों में एक बकरी को रोजे रखते थे और उसका दूध निकालते थे, उसके दिन मतलब सुन्नत भी था, उससे कुछ फायदा भी था कि भाई 100-200 ग्राम दूध मिलता है सुबह शाम, तो उसको तो ये भाई बहुत गंदगी करती है और गंदा होता है दर्शा होता है जरा साफ सुथरे हो गए, तो औरतों ने मर्दों ने अपने जुड़ते बकरियों को निकाल दिया और अब धीरे धीरे उसकी जगह बिल्ले और कुत्ते ला रहे हैं, वो राजस्थान से मदीने से कुर्तों को निकाला हुक्म दिया उसको लुटके ला रहा, फिर बाद में बड़ा मसूख हुआ और ना निकाला है उसकी रिवायतें हैं उसके मसाइल हैं, लेकिन गुजरात ये तो है कि जिस घर में कुत्ता होता है तो उस घर में परिचय रहमत के परिचय दाखिल नहीं होते, जिस घर में कुत्ता वह रहमत के परिचय दाखिल नहीं होते, तो ये कल्चर वहां होकर रजियल्लाहु आते जाते वह छोटी छोटी बच्चियों को देखते जो दूर दूर रही है छोटी होती है जितना मलका जो होता बहुत देर लगती को तो वो तक खुद बैठ जाती रजियल्लाहु और उनका दूध दो देते दो कर उनको जाओ बेटा तो वो लेके चले जाते आगे जाते और कोई बच्ची को देखते छोटी बच्ची दो रहे हैं इस तरह खिदमत कर देते थे लोगों, जब खलीफा बनाए गए तो वो बच्चियां बातें करने लगी छोटी छोटी लड़कियां होते हैं वो अपने जहन से अपनी लेवल से बातें कर रही कि अब तो हम लोग का खलीफा बन रहे अब थोड़ा हमारा दूध दो देंगे वो तो बड़े आदमी बन रहे तो हमारे तो होकर तो इस तरह से बात तो अबू बकर कहने लगे कि बेटा अबू बकर तो वही है खलीफा बनने से पहले जो था अभी भी वही लाओ कैसा दूध निकालना है झाट वाला निकालो मगर झाट का निकालो उन्होंने आपकी हदीस से निकालो झाट चढ़ के दूध पर वो एक खलीफा होता है उसका तो कहने लगे लाओ झाट वाला दूध निकालो मगर झाट का निकालो अबू बकर तो वही ये इस्लामी माशरा जिसमें खिदमतें एक तरफ अल्लाह की इबादत है तो दूसरी तरफ मखलूक के खुदा की खिदमत है और उसमें सबसे ज्यादा खिदमत माँ बाप की औलाद के जिम्मे क्या है अपने माँ बाप की खिदमत करें उनको खुश रखें यहां तक कहा कि बुढ़ापे की वजह से उनकी बहुत सी बातें उनको पसंद नहीं आई ऐसा ही होता है बचपने की वजह से बहुत सी बातें माँ बाप को बच्चों की पसंद नहीं आई लेकिन फिर भी शक्कर करते नहाते नहीं उनको बहुत सी बातें दिन भर में बच्चे ऐसे कर जाते हैं कि जो परेशान पूर्ण होती है माँ बाप तो वो 12 साल तक 13 साल तक 14 साल तक चलता रहता है जब बच्चों को शोर आता है तो वो ये चीजें छोड़ते हैं या उसके बाद वो कंप्लीट करते हैं ताकि 2 साल का बच्चा 3 साल का बच्चा अभी अब्बा बैठ मुझे बाइक पर बिठाओ तो बेचारा देख के निकल फिर चक्कर लगा के छोड़ता है तो नहीं मुझे अभी और देता होता है ना फिर उसको बहला बोलता के समझा के कॉपी देकर बिस्किट देकर उसको और काम पर जाता है इस बार आदमी पीछे पड़ जाता है हमको ले जाओ वहां ले जाओ हमारे होता है तो गुस्सा नहीं करता है बाप बल्कि समझाता है मौका होता है चक्कर लगा देता है जिसके दिला देता है कॉपी दिला देता है फिर उन्होंने दिला देता है ईद आती है तो जिद करते हैं हमको ऐसे कपड़े दो ऐसे जूते तो बताए होते हैं अरे उन्होंने भाई तो माँ बाप बर्दाश्त करते हैं कि बच्चों को निकाल देते हैं क्या करते हैं जैसे बचपन में इसलिए क्या रखते रहा मुआ कमा रुपया नहीं सबैया कुरान में रब्बे रहमहुमा कमा रब्बयानी सगीरा या अल्लाह हमारे वालिदैन पर तो रहम कर जैसे हमारे बचपन में उन्होंने हम पर रहम किया ये इस्लामी तरीका ये तरीका है इस्लामी तरीका तो उसने अल्लाह ने हुक्म दिया कि उनके बुढ़ापे की वजह से तुमको उनकी बातें नापसंद हो तो जब वो बातें नापसंद गुजरे तब भी उनके सामने वो तक ना हो यानी कुछ असमत नहीं पता ऐसा करता है ना तो वो भी ना कर वो भी उनके अदब के खिलाफ उनकी बात नापसंद है फिर भी आप उनके साथ मुस्कुराते चले गए चाहे उनकी बात गलत है पाचा मतलब बुढ़ापे में आपकी गलत बातें कर जाते बुढ़ापा होगा खाना खा लिया है बीपी को मेहमान आके कुछ खाने का खाना है अरे मेरे बच्चे ख्याल ही रखते हैं अभी तक ध्यान है अभी लेकिन फिर पहले वो बुढ़ापा होता है आदमी नाराज होता है कि खाकर झूठ बोलते हो और वो बहू वहां से आती है अंदर से निकल के आती है वो बड़े जेल की बात अभी खाना खाए झूठ बोलते हो मेहमान के साथ तो ये उसको क्या है कि अभी क्या करें वो फिर न कुमा वाला तनभर कुमा उनके सामने वो भी ना और उनको झिड़के नहीं उनको अल्लाह ने ताकत दी है दो पैसे दे दिए और झिड़के नहीं बड़ा तनभर कुमा बकुल दुमा कौरन करीम और उनके साथ और करीम भली बात कर ये हमारा मतलब है ये क्वालिफिकेशन है औलाद की ये उसकी तालीम तो उसको ये सिखाया जाए कि बुढ़ापे में माँ बाप की हिम्मतगुजार बने इसके दिल में पड़ोसियों की रिश्तेदारों की हमदर्दी इसके दिल में हमदर्दी तैयारी कर और ना जिस मुआशरत की तरफ हम दौड़े भागे जा रहे हैं ऐसे यूरोप उस पर टूट चुके हैं जो सुनते हैं रोज बरोज के लोग इस्लाम की तरफ आ रहे हैं उनके जवान आ रहे हैं उनके बूढ़े आ रहे हैं और वो पसंद करके इस्लाम की तरफ आ रहे हैं क्या वजह उसकी उनके पास पैसों की कमी थी उनके पास एजुकेशन की कमी थी उनके पास पैसा भी था एजुकेशन भी था लेकिन उनके पास फितरत इंसानी के मुताबिक जो वही की रोशनी में जो जिंदगी थी उस जिंदगी से वो तो दूर निकल चुके और जानवरों जैसी जिंदगी गुजार जैसे जानवर बल्कि जानवरों से ऊपर जाकर बल वो अदल जो अल्लाह ने कहा तो जब वो अल्लाह की आयतों का इंकार करके जिंदगी गुजारेंगे तो जानवरों जैसे गुजारेंगे बल्कि उनसे भी ज्यादा आगे जाएंगे कि जो काम जानवर नहीं करते ही करेंगे कभी नहीं सुना होगा कि किसी शेर ने शेर को मारा सुना है कभी शेर ने शेर को फाट डाला किसी भेड़िए ने भेड़िए पर हमला कर दिया कभी नहीं सुना लेकिन ये करोड़ों इंसान जो मारे जा रहे दुनिया में वो हमको मारा इंसान इंसान के गुण का प्यासा इंसान इंसान की आबरू के पीछे पड़ा हुआ انسان انسان کے مال کے پیچھے پڑ کر اس کے مال کو چوری سے ڈکیتی سے یا مہذب طریقے سے آدمی دکان پر شو روم میں بیٹھ کر اس کے مال کو غصب کر رہا ہے, دھوکہ دے کر غلط بیانی کر کے ریپورٹ کر رہا ہے. وہ لوگ ہیں جو وحی کی روشنی سے دور ہیں, اللہ کے علم سے دور ہیں, حضور والے مبارک طریقے سے دور ہیں. آپ ایک پیغام لے کر آئے ہو سکتے ہیں اور آسمان سے علم لے کر آئے جس میں تھوکنے کا طریقہ بتایا, جس میں پیشاب کرنے کا طریقہ بتایا, جس میں استنجا کرنے کا طریقہ بتایا, جس میں اللہ کے گھر کے بیت اللہ کے آداب بتایا کہ بیت اللہ پر آدمی کیسے جائے, جس میں مسجد کے آداب بتایا کہ مسجد میں آدمی کیسے بیٹھے گا, نماز کے طریقہ بتایا تھا, روزوں کا طریقہ سمجھایا تھا, تجارت کے آداب بتائے, مال خرچ کرنے کا طریقہ بتایا تھا کہ مال کہاں خرچ کیا جائے, جان لگانے کا طریقہ بتایا تھا کہ جان کہاں لگائے, تھکنا ہے دنیا تھکنے کی جگہ ہے, دنیا تھکنے کی جگہ ہے, یا ہر ایک کو تھکنا ہے لیکن کہاں تھکنا, کہاں تھکنا ہے, کھیل کے میدانوں بازاروں میں کھڑے کھڑے تک جانا ہے, یا اپنے کاروبار کے لیے اتنا وقت پاری کرنا ہے جس میں آدمی تھکے دور ہو جاؤ, تھکے دور ہونا تھا عبادت میں, آج میں اللہ کی عبادت کرتے کرتے اللہ عبداللہ اور نوجوان صاحب دوسروں جوان تھے, وہ کہہ رہا ہے کہ ہم مدینہ میں چند نوجوان تھے, رات کے ابتدائی حصے میں مسجد نبی میں عبادت کرتے تھے, اتنی عبادت کرتے تھے کہ اپنے پک جاتے تھے, جب تھک جاتے تھے تو مسجد میں سو جاتے تھے, اتنی عبادت کرتے. آپ علیہ السلام کے بارے میں روایت ہے آپ اتنی لمبی نمازیں پڑھتے تھے پیروں پر بھرما جاتا, کیا آپ کو کہا گیا کہ آپ اتنی مشقت کیوں اٹھا دیں, فرمانے لگا بھلا تم اپنے شکر کہ میں میرے رب کا شکر گزار بن جانا. صحابہ تھک جاتے عبادت کرتے ہوئے دین کے نمازوں پر راہ خدا میں ہم کو زخم آئے, ایک ایک زخم, دس دس زخم, ستر ستر زخم ہے ایک ہی جسم, ان کا خون بہا زمین پر اللہ کے لیے, آپ صلی اللہ علیہ وسلم کے جسد اطرا سے خون نکلا تھا ایک موقع پر, ایک دسے کے موقع پر آپ کو انگلی کا زخم آیا خون نکلا, عہد کے موقع پر آپ کے سر پر وہ پتھر لگا جس کی وجہ سے جو لوہے کی ٹوپی پہنی ہوئی تھی اس کی کڑیاں آپ کے سر کے اندر گھس گئی اور آپ کے دندان مبارک شہید ہو گئے, نہ باہر نکل گئے, آپ بے ہوش ہو گئے, یہاں تک کہ خبر پھیل گئی کہ آپ کے لوگ آسم سونیا سے پردہ فرما گئے, یعنی کتنی سب تکلیفیں ہوئی, لیکن یہ اللہ کی عبادت و اطاعت کے خاطر تھی اور اللہ کے دین کی محنت کے خاطر اس کے لیے بھیجا تھا, ورنہ روزی کے لیے تو حضور صلی اللہ علیہ وسلم دعا کر رہے کہ اللہ بغیر تھکے ہوئے بغیر کسی کی منت سماجت کیے ہوئے تو روزی دے دینا, روزی کے بارے میں جو ہے نا بغیر تعاون ولا نصبین ولا منتین, کہ بغیر تھکے ہوئے بغیر کسی کی منت سماجت کیے ہوئے ایسی روزی دینا, حلال دینا, پھر اس دے بھی ہے اللہ حلال روزی دینا, حرام سے عبادت کرنا, حرام والوں کو ہم سے دور کر دینا, ان کے ہاتھ ہم سے روک دینا, ان کے دل ہم سے پھیر دینا, جو ہمارے پاس ہی نہ آنا, حرام والوں کے دل ہم سے پھیر دینا, ان کے ہاتھ ہم سے روک دینا, اور ایسی روزی دینا جو بغیر تھکے ملے, بغیر تاپ کے ملے, بغیر منت سماجت کے ملے, ایسی آسانی والی دینا, اور یا اللہ جو روزی تم نے ہماری مقدر کر دی ہے اس پر ہم کو پناہ دے دینا, کنیا نے بیمار ہو سکتا نہیں, اور وہی روزی جو تم نے مقدر میں لکھ دی ہے اس میں برکت دے دینا تاکہ ہمارے سارے کام بن جائے, کسی کے سامنے ہاتھ کا پیرا نہ پڑے, کسی کے مال میں لالچ نہ کرنی پڑے, جو مقدر میں لکھا ہے اسی میں برکت کر دینا اور ہمارے دل کو مطمئن کر دینا, روزی کا کیا معاملہ ہے وہ روز دن کا, اور عبادت کی بات آئی تو اتنی لمبی پڑی نماز کے بارے میں آ گئے, دین کے تقاضے آئے اور اس طرح نکلے کہ آپ صلی اللہ علیہ وسلم نے تقریباً اپنے 10 سال کی مدینہ کی جو آپ کا زمانہ ہے 9-10 سال کے جو وقفہ ہے اس میں تقریباً 25 سفر کیے اعلیٰ کلمۃ اللہ کے بعد کہ اللہ کا کلمہ دنیا میں بلند ہو جاؤ, اور مختلف مواقع میں صحابہ کے کثرت سے جماعتیں بنا بنا کر دنیا کے ملکوں میں بھیجا, جب موقع تھا تو ایک ایک کو بھیجا خط دے کر, پھر جب موقع کو جماعتیں بنا بنا کر بھیجا کہ جان اور مال لگانے کی جگہ یہ ہے, جان چھپانے کی جگہ یہ ہے, عقل لگانے کی جگہ یہ ہے, صلاحیت لگانے کی جگہ یہ ہے, ایک موقع پر ایک بھائی तो किसी जगह जॉब लग रही है सरकारी नौकरी में, तो दो तीन ऑप्शन थे, यहां भी जा सकते हैं, यहां भी यहां। तो उन्होंने एक बुजुर्ग से मशवरा किया कि मैं क्या करूं, कहां जाऊं। तो उन्होंने मशवरा दिया कि जहां जो है ना कम से कम दिमाग का इस्तेमाल करना पड़े और कम से कम दिन बर्बाद करना पड़े, ऐसी जगह नौकरी करो। उसूली बात बताई कि ये दिमाग दुनिया पर कमाने के लगा नहीं दिया, ठीक है, आजाद और जरूरियात और ऐसी चीजों में आदमी लगाए जिससे लोगों की खिदमत कर सके, ये तो ठीक है। बाकी है कि आदमी सुबह शाम उस दिमाग पर कबड़ा करके तोड़, नमाज में भी सुकून ना हो, ईशा भी आदमी सुबह से न पढ़ सके, मगरिब में आया तो वही चक्कर अंदर है। जो बुनियादी पढ़ाई है तो ऐसी दुनिया से तो अल्लाह ही हमारी मदद करता है। जो नमाज सुकून से पढ़ते हैं, जो रमजान में रोजा सुकून से रखते हैं, जो अल्लाह से हर वक्त हाफिज रखते हैं, जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत और आपके तरीके करीब ना होना चाहिए, ये कामयाबी का रास्ता है। इसलिए हमें ये तबलीग का काम हिस्सा इसकी समझ पैदा होगा। अभी तो हम इस समझ से बहुत दूर हैं, इस समझ से बहुत दूर है। इसलिए जब वक्ती तौर पर बात सुनते हैं, तालीम सुनते हैं, ऐसा लगता है कि बात बराबर है। जब घर जाते हैं, घर जाते हैं, मोहल्ले में जाते हैं, बस्ती में जाते हैं, तो वहां दुनिया ही अलग है बात, वहां तो वही अंबी हो रहा है, वही हो रहा है ना। तो भाई झूठ बोल के माल कैसे कमा, सामने वाले को किसी तरह टोपी कैसे पहना दे, वही कमाल है वहां, वहां का तो बा कमाल हुआ है। जो टोपी पहना दे किसी को भी, किसी की टोपी किसी के साथ चढ़ा दे, वहां तो कमाल ये है कि आपकी क्रेडिट पर काम करे, वही तो कमाल बन, कि अपना कुछ नहीं, लोगों के पैसों से आपकी करोड़पति बन जाए, चाहे वहां झूठ बोलना पड़े, धोखा देना पड़े, दमन करना पड़े, कि वहां तो उर्फ वो है कि वहां का कमाल वो निर्माण होता है, तो लोगों के पैसों से कारोबार कर लेता है, जो बैंक के पैसों से करोड़पति बन जाए, वहां तो कमाल उसको सुना कि वहां तो जुनू का नाम मेरा रखा हुआ है, जुनू का नाम तेरा का नाम जुनू है। तो इसकी समझ पैदा करने के लिए बुजुर्गों ने ये तरीका राइज किया कि गाले बदा में निकल कर अपने दीन को और दीन के अमाल के फजाइल को आदमी सुने और आखिरत को सुने, ताकि आदमी को डर पैदा हो। इतना डर आदमी को जरूरी है जो गुनाह से बचा, इतना चरी होना भी अच्छा नहीं कि आदमी गुनाह करे और डरे, गुनाह करे और नमाज छोड़ दे उसको कोई डर नहीं, भजन की नमाज कदा हो जाए आदमी को कोई डर ना हो। जितने भी बच्चों को करोड़ अट्ठासी लाख बरस जन्म में एक नमाज जान बूझ कर छोड़ने के बदले इतना बड़ा फरीदा है, तो डर अंदर फैला सारे खुदा में आदमी निकलेगा। हुजूर सल्लल्लाहु अलैहि वसल्लम के सहाबा के तारीख के बुजुर्गों के दीन पर चलने के, नमाज पढ़ने के, रोजा रखने के, दीन की दावत में राजा मान लगाने के बाबियाज में सुनेंगे, तो फिर अंदर कोई चीज पैदा हो। इतना तकवा आता है कि आदमी में अमल की पाबंदी आ जाए, डर पैदा होगा। बहुत से लोग ऐसे मिले जिन्होंने हमारे खुदा में निकलकर धोखा दिया, वही मकसूद है इसे कि आदमी ने नमाजें छोड़ी है, रोजे छोड़े हैं, जका अदा नहीं की, लोगों को परेशान किया, माँ बाप का हक अदा नहीं किया, तो फिर वो धोखा क्यों मांगे, माँ बाप से मजबूर किया, लोगों से माफी मांगी, नमाजों की अदा की, रोजों की अदा की, वही मकसूद चीज है। इससे कहा जाता है हरेक से राहे खुदा में निकल जाए। और अपने लिए आदमी एक बना हुआ आदमी होगा तो लोगों के लिए ना अपना है, आदमी अपनी नियत से नहीं कि मैं बहुत अच्छा बच्चा हूं, अपना ईमान बनाऊ, अपनी इबादत अच्छी करूं, अपने अखलाक को संवारूं, अपनी मुआशरत में दीन ला और दीन की सही समझ लेकर वापस जाऊं, ताकि अपने घर वालों को अपनी सही समझ से सही रास्ते पर ले जाऊं, वरना आदमी गलत समझ से हमदर्दी करता है उनके साथ, वो हमदर्दी में उनको गलत रास्ते चढ़ा देता है, बाप चढ़ाता है। बेटी को बेहतरी का रास्ता बाप ने बताया कि उसने स्कूल का वही यूनिफॉर्म पहना है जिसने आगे आती है और जिसमें ईदा भी नहीं, कौन पहनाता है, लाकर कौन देता है। भाई चार साल की पांच साल की बच्ची ऐसी स्कूल में पढ़ती है जहां उसके यूनिफॉर्म में आधे ہر چیز کا خوف ہے اور بغیر اظہار کا ڈریس وہ کون لا کر دیتا ہے؟ ارے بولو نا بھائی، لا کر دیتا ہے شوق میں اپنے بچوں کے لیے ریڈی میڈ جو کپڑے آ رہے ہیں جو میرا پہ سنت ہے جس میں سطح کے پورا نہیں ہوتا ہے وہ کون لا کر دیتا ہے عید میں شادی میں؟ اور یہ جو آج کل بار کی کٹنگ ہوتی ہے جس کو منع کیا ہے نہ آنے بس آ حدیث میں یہ چھوٹے بڑے بال کاٹنے سے اردو نے منع کیا ہے، نائی کے وہاں لے جا کر دو دو تین تین سال کے معصوم بچوں کے بال کون کٹواتا ہے؟ بولو نا بھائی، تو وہاں بھی ان کو فاسد بنانا، باپ بنا رہا ہے، ہمدردی میں بنا رہا ہے، یہ باپ بھی بچوں کو ملعون بنا رہا ہے ہمدردی، اس لیے کہ فیس پر خدا کی لعنت، فیس پر کیا ہے؟ خدا کی لعنت ہے، وہ کر دی باپ سکھا رہا ہے چھوٹی چھوٹی معصوم بچیوں کو اس طرح کا ڈریس کہ جو ان کے صدر کو رہ چھپا میں باپ نہ کر دے گا، اس کی ماں اس کے لیے پسند کر دے گا کیونکہ سمجھ کو بنی یہ سمجھا ہے کس سے عزت ملے، لیکن عزت کو اللہ کے بنانے میں رسول صلی اللہ علیہ وسلم کے طریقے پر اللہ مومنین کو دیتا ہے، ولی اللہ العزت ولی رسول ولی المومنین ولکن المنافقین لا یعلمون، کہ جن کے دلوں میں کوٹ ہے ابھی وہ پختہ نہیں اپنے ایمان کو جانتے نہیں ہیں، عزت خدا کے بنانے میں، وہ عزت جو ہے نیک اعمال کے راستے سے ملے، حضور کے طریقے سے ملے، اس لیے جماعت میں یہ سمجھ پیدا ہو، اس لیے دیکھا ہزاروں جوان نکلے ان کے چہرے پر داڑھی نہیں تھی، انہوں نے داڑھی نہیں، لباس سنت کے خلاف تھا وہاں سے وہ نیت کر کے آئے، تو آج دیکھو ہمارے علاقوں میں یعنی وہ نوجوان جو عالم نہیں ہیں حافظ نہیں ہیں، ورنہ یہ زمانہ تھا کہ کوئی غیر عالم حافظ داڑھی والا ہو کوئی تصور نہیں کر سکتا، ابھی ہم لوگ وہاں تھے گزشتہ دو تین مہینے پہلے ساؤتھ افریقہ، تو وہاں ایک بڑے میاں تھے کافی عمر کی، تو وہ یہ کہہ رہے تھے کہ جب ہم لوگ یہاں کے روم میں آئے تھے تو ہم اتنے زیادہ متاثر تھے یہاں سے، یہاں کے کلچر سے، گوروں کے کلچر سے، کہ اگر ہمارا کوئی مہمان ہندوستان سے آتا تھا تو ہم ایئرپورٹ پر اس کو ریسیو کر کے دیکھتے تھے داڑھی والا ہے اور کرتے پائجامے والا ہے، تو ہم اس کو سیدھے نائی کی دکان پر لے جاتے پہلے گھر لے جاتے پہلے وہاں لے جا کے اس کو تیار کرتے تھے وہ کسی طرح شروع کر پاؤں، نہیں مانتا تھا تو اس کو کہتا ہے جو جتنے دن یہاں رہے اتنے دن تو ایسے رہا، پھر جب جا رہے تو رکھ لینا باقی ہاتھوں رکھنا نہیں پڑے، اور اس کو ہم ٹائی کوٹ پہنا کے لے جاتے تھے، ورنہ اتنی دیر بھی ہم گوارا نہیں کرتے تھے کہ ہمارے محلے میں اور محلے کا کوئی آدمی اس کو اس سوریے میں دیکھے کہ ہمارے گھر میں ساتھ دیا ہے، ابھی وہاں بیکپن میں ایک شادی کہہ رہے تھے ہمارے یہاں ہم لوگ شروع میں جب یہاں تھے تو اتنے متاثر تھے اس کلچر سے کہ اگر ہم اوپر رہتے ہیں اور نیچے کوئی دستک دے اور کوئی ہمارا آدمی کرتے میں ہے اوپر اپنے گھر میں تو پہلے وہ پہنتا تھا مقامی لباس کرتا ہوتا تھا، پھر وہ دروازہ کھولتا تھا پتا نہیں کوئی گولیا ہوگا تو اس کے سامنے اس لباس میں جانے سے گھبرا جائے، اتنا اثر اللہ کا فضل ہے کہ کام چلا، اور وہاں دیکھتے ہیں نوجوان کالجوں میں جا رہے ہیں یونیورسٹیوں میں جا رہے ہیں لباس ان کا اسلامی ہے، ان کے چہرے پر داڑھی عام والے ہوئے یونیورسٹیوں میں جا رہے ہیں، وہاں کی جوان ان کی بیٹیاں جو ہیں پورے حجاب میں جا رہی ہیں، جنہوں نے کام سے لگے حضور اور صحابہ کی زندگی کو سنا تو ان کے اندر ہی اثر پیدا ہو، اور آج وہ بھی ملیں گے کہ جن کے باپ دادا دین دار لیکن ان کے بچوں کو دینی ماحول نہیں ملا، دعوتی ماحول نہیں ملا، تو ان کے مالک گاڑی کو بھی کرتے پائجامے میں بیٹھے لیکن آج بیٹا جو ہے اس کو ماحول نہیں ملا تو اس کو حضور کا راستہ اختیار کیا، اسے اس کی ماں کا شریف ادا ہے لیکن اس کی بیٹی کو راستہ نہ ملا، دین کی دعوت اور دینی ماحول نہیں ملا تو وہ اس نے اپنے ماں کا اثر نہیں کیا، اس نے وہ اثر نہیں کیا، اس لیے ضرورت ہے اس کی، ورنہ اس کو حضور پر آتی راضی اپنے بچوں کو ملعون بنانے پر راضی، خدا کے لال علی نا کہ روح بابا سیات ہاریات ماں یاد ممیلات، قیامت کے قریب بہت سی ایسی عورتیں ہوگی جو باوجود کپڑوں کے ننگی معلوم ہو، ان کے کپڑے تو ہوں گے پہلے وہ جسم کا لیکن وہ کپڑے اس سے تب ہوں گے کہ ان کے جسم کا ابھار نظر آ رہا ہو، یا اتنے باریک ہوں گے کہ اس کپڑے کی باریکی میں ان کا جسم دکھ رہا ہو، ایسی عورتوں پر خدا کی لعنت، اور اپنے ہیں کہ ایسی عورتیں جنت کی خوشبو نہیں سنگے، مسیح یہ کہہ رہا ہے کہ جنت والی ہے جنت کی قضا اور قضا اور جنت کی خوشبو جو ہے اتنے سال پہلے سے آ رہی ہے. یعنی جنت تو ہے جیسے کوئی جگہ پھول ہوتے ہیں ایسے خوشبو والے تو دور سے خوشبو آتی ہے جنت لگا ہے لیکن یہاں خوشبو آتی ہے. تو حدیث میں ایک جگہ ہے کہ جنت کی خوشبو 500 سال کی مسافت سے آ رہی ہے جنت سے پہلے. تو یہ ہے کہ وہ عورتیں جنت کی خوشبو بھی نہیں سنتی جنت میں تو جاتے. دیکھیں ہمارے ماتھا رکھا نظر کریں دعوت کے اس راستے سے اندر کہوا پیدا ہوگا ڈر آئے گا. حضور کا طریقہ اور حضور کے دشمنوں کے طریقے کا فرق نظر آئے گا. پھر آگے وہاں سے خود توبہ کرتے ہیں. اب آدمی گھر آ کر بیوی کو سمجھائے گا بچوں کو سمجھائے گا بچیوں کو سمجھائے گا. لیکن آج مرتبہ یہ ہوتا ہے کہ یہ زمانہ آنے میں بہت دیر ہو جاتی ہے. جب کمان آدمی پہ ہوتی ہے اس وقت آدمی اپنے نشے میں چھوڑ رہے ہیں لیکن جب ہوش آتا ہے اس وقت بہت دیر ہو جاتی ہے. اب بچے بالغ ہو گئے لڑکیاں اس زندگی کی عادی ہو چکی. اب وہ لڑکیاں اس زندگی کے خاطر باپ کو چھوڑ دیں گی. ایک زمانہ وہ ہوتا کہ وہ معصوم سی بچیاں ہیں اس وقت وہ باپ کی گود میں کھیل رہی اپنے باپ کو خوش کرنے کے لیے ہر صورت پر تیار جو کہے گا وہ کر لے گی. وہ بہت ہوتا ہے لیکن جب وہ اپنی عادتوں میں پختہ ہو گئے اور اب باپ ان کے سامنے رو رہا ہے محنت کر رہا ہے وہ اس سے کسی آتے نہ باپ سمجھا رہا ہے بےچارا رو رہا ہے اپنی عزت کی ان کو قسم دے رہا ہے لیکن اب وہ زمانہ ہاتھ سے نکل چکا ہے دل ان کے سب توڑ چکے ہیں. وہ علم پڑھ کے جس علم کو اس نے کامیابی کے لیے پڑھایا اب اس بیٹی کا دل سب ہو چکا وہ بیٹی نہیں رہی اس کا خالی نصب کا رشتہ اس باپ کے ساتھ باقی ہے باقی بیٹی ہونے کا وقت وہ کھوڑ چکی ہے. بیٹی ہونے کی مصیبت ہوتی ہے بیٹی کسے کہتے ہیں بھائی کوئی بس ہوتا ہے کسی چیز کا بھائی آم ہے تو آم کا لحاظ اس کا رنگ اور اس کی سائز پورا تو اس کا بس ہوتا ہے ایک بس ہوتا ہے میٹھا ہوتا ہے باقی اس کی سائز اور صورت ہے بہت اچھی ہے لیکن اس میں اگر مٹھاس کا بس نہیں ہے تو وہ آم ہونے کا کام نہیں دیتا. وہ کوئی اس کو منہ میں رکھنے میں بڑھاتے ہیں ایسے ایک وسط ہوتا ہے ایک شکل و صورت ہوتی ہے اور ایک اس چیز کا وسط ہوتا ہے. ایک تو بیٹی کی شکل و شباہت ہے اور ایک اس کا وسط ہے کہ اس کا وسط کیا ہے کہ وہ اپنے باپ کی عزت ہے یہ اس کا وسط ہے کہ وہ تو قدم قدم پر قدم رکھنے سے پہلے سوچے گی کہ کہیں میرے باپ کی عزت پامال نہ ہو جائے. وہ اپنے بھائیوں کے لیے وہ اپنے بھائیوں کی غیرت ہے لیکن اس کو تو باپ نے وہ راستہ بتایا تھا اور اسی نے اس کا کپڑا اتارا تھا اور اب وہ 40 سال کے بعد رائے خدا میں نکل کر احساس لے کر آیا وہ بیٹی 20 سال کی ہو گئی. اب وہ بیٹی ہونے کا وقت کھل چکی ہے یہ بیٹا بیٹا ہونے کا وقت کھل چکا ہے ابھی اپنے باپ کا سیم بنا ہوا ہے. اور حدیث ہے اس پر حضور علیہ السلام نے فرمایا کہ قیامت کے قریب وہ زمانہ آئے گا کہ ماں اپنے آقاؤں کو جنم دے گی. انتل تمہارا رغبت تھا کہ ماں اپنے آقا کو جنم دے گی اپنے شیخ کو پیدا کرے گی یعنی اس ماں کو تابے کے بعد تابے رہ کر زندگی گزارتی ہوگی اپنی بیٹیوں کی اور اپنے بیٹوں کی. اور اس کے لیے یہی تعلیم گاہیں جو تعلیم گاہیں ان کو یہ راستہ بتائے گی. وہ اکبر اللہ والی اور وہ گانا کہ یوں پتلے کے بچوں سے وہ بدنام نہ ہوتا افسوس کے فرعون کو اور کالج کی نظر سی اگر ایک کالج کھول دیتا ہو تو کوئی موقع پیدا نہ ہوتا. لیکن اتنے سارے بچے قتل کر کے بنی اسرائیل کے وہ قوم کا بدنام ہو گیا. اس لیے ضرورت ہے کہ جس عمر کے مرحلے میں ہے اس عمر میں ہم بہت سنبھالیں راہِ خدا میں نکلے اتنا تقویٰ پیدا کریں کہ ہم اپنی ذات سے بھی گناہوں سے باہر آ جائیں اور اپنی اولاد کے بارے میں ان کی آخرت کے بارے میں فکر مند ہو جاتا اور امت کے مزید پھر ہم اپنے بھی بچوں کے ساتھ امانت داری کے ساتھ ان کے محافظ بنتے ہوئے ان کے دین کے ان کے ایمان اعمال کے جو ہمارے ذمہ فرض ہیں اپنا اور اپنے کو اور دو سکوں و اہلی کو نہ آؤ ان کو اپنے آپ کو اپنے گھر والوں کو جہنم سے بچاتے ہوئے مزید حضور کی امت کے ساتھ خیرداری کرنے والے ہزاروں حضور کی امتی جو اللہ سے غافل ہو کر نمازیں چھوڑ کر کفر کے لگانے پر ان کے لیے بھی ہم خیرداری کرنے والے ہیں. یہ صفت ہے ایمان والوں کی والمؤمنون والمؤمنات باتوں کو ماؤں ملا ہوا ایمان والے مرد اور ایمان والے عورتیں آپس میں ایک دوسروں کے طرف یا انہوں نے ماں کو نانی کوئی منسلا کہ وہ ایک دوسروں کو خیر کی طرف لاتے ہیں برائیوں سے روکتے ہیں. یہ خیرپائی کا ایک کام کہ ہر آدمی اپنی جان لگا کر اپنا مان لگا کر دور دراز علاقوں میں گائے وہاں اپنے بھائیوں کے ساتھ خود اپنے اعمال کرتے ہوئے ان کے ساتھ رہتا ہے. جب مقام پر واپس آئے تو یہاں اپنی نماز اپنی روزہ اپنی زکات اپنا حج اپنی تلاوت دے کر عبادت اپنی زندگی میں سنت کا اتباع اس کے ساتھ اپنے دوسرے دوستوں کو بھائیوں کو محلے والوں کو بستی والوں چاہے وہ عربی ہو عجمی ہو چاہے وہ یو پی کا ہو بہار کا ہو گجرات کا ہو راجستھان کا ہو حضور کی امت ہے. حضور علیہ السلام امت بنا کر رہے ہیں حضور امت بنا کر رہے ہیں یہ سب جل ہر کلمہ کو بھائی ہے جس نے آج کلمہ پڑھا ہے افریقہ کے کسی جنگل سے آیا وہ ہمارا بھائی ہے وہ یو پی کے کسی دیہات سے آیا وہ ہمارا بھائی ہے وہ راجستھان کے کسی شہر سے آیا وہ ہمارا بھائی ہے یا ہماری سرزمین پر پیدا ہوا ہے وہ ہمارا بھائی ہے. یہ سب سکھا کر آتے ہیں کہ ہر قسم کے تعصب سے بالا تر ہو کر وہ آپ نے فرمایا کہ میں ہر قسم کی عصبیت کو اپنے پیروں پر روڑتا ہوں. آپ نے فرمایا کسی عربی کو اجمی پر فضیلت نہیں ہے اور کسی اجمی کو عربی پر فضیلت نہیں ہے تو ان میں فضیلت والا وہ ہوگا اللہ کے وہاں جو تقوی والا اتنا کرم عند اللہ یتقاکم کہ آدمی کی فضیلت اور مرتبہ اس کے دین سے اس کے تقوی سے ہوگا نہ اس کے مال سے ہوگا نہ اس کے نسب سے ہوگا نہ اس کے وطن سے ہوگا نہ اس کی قومیت سے ہوگا. آدمی کا مرتبہ اور مقام اس کے دین اور اس کے تقوی سے ہوگا. اتنا کرم عند اللہ جو تقوی والا ہے وہ یہ وہ کام ہے سب ایک جگہ جمع اور آپس میں مل جل کر والے خدا میں نکل کر مختلف علاقوں میں ملک کے صوبوں میں اور پھر اللہ مزید توفیق دے تو دنیا کے ملکوں میں جا یہ اس کی سکتی ہوئی انسانیت ہے. چاہے وہ درہم اور ڈالر میں اور یورو اور پاؤنڈ کی طرح ہے لیکن قابل رحم ہے سب. اگر طریقہ نہیں ہے حضور والا تو یہ قابل رحم ہے. ان کا یہ سارا جو ہے وہ بچوں کے ریل کے ڈھڑے سے جو اوپر جو کھیل کھیل رہے ہیں اس کھیل سے زیادہ کچھ نہیں. چاہے وہ ملینر اور بلینر ہو اس ریت کے ڈھیر سے اوپر کچھ نہیں. جیسے اس ریت کے ڈھیر کی قیمت ہمارے یہاں 1500, 2000, 2500, 4000 سے زائد نہیں ہے ایسے وہ بلین اور ٹریلین جو بھی ہیں اس کی قیمت اس سے زیادہ نہیں ہو سکتی. جو زندگی حضور لے کر آئے ہیں وہ زندگی اصل سرمایہ جس سے دنیا بنے گی جس سے آپس کی محبتیں محبتیں برقرار ہوگی جس سے انسان انسان بنے گا خدا کا بندہ بنے گا اپنے نبی کا امتی بنے گا. وہ مبارک زندگی سیکھنے سمجھنے کے لیے گھر آدمی نکلے اللہ نے مختلف صلاحیتیں کسی کو زیادہ کسی کو کم دی ہے راہ خدا میں نکل کر اپنی صلاحیتوں کو کام میں لا لیں اور اپنے تھکنے کا میدان بن لیں. دنیا کے خاطر ان کو تھکنے کے لیے خدا نے نہیں بھیجا ہے. وہ اللہ کہہ رہا ہے ہم نے دنیا تمہارے لیے بنائی ہے یہ پیر پڑے گی. وہ حضرت مولانا عمر صاحب رحمۃ اللہ علیہ بات فرماتے تھے کہ ہمیں بھی تو دنیا نہیں ہے ہم مستغنی نہیں ہیں دنیا سے کیونکہ انسان ہے خدا نے دانت دیے چبانے کے لیے پیٹ دیا ہے ہمیں بھی دنیا کی ضرورت ہے اس لیے کہ دنیا میں کھانا ہے پینا ہے پانی ہے رہائش ہے یہ ہماری ضرورت ہے. مولانا فرماتے تھے کہ ہم دنیا پیر پڑی رہیں گے سر چڑھی نہیں رہیں گے اس کو سر پہ چڑھا کے نہیں رہیں گے پیر پھر آئے گی وہ جب ہم خدا کے حکم پورے کریں گے حلال راستے اختیار کریں گے تو خدا اس دنیا کو قدموں میں ڈالے گا حلال راستے سے ڈالے گا. آدمی جوتے جو ہیں چاہے لاکھ روپے کے جوتے ہو لاکھ روپے آدمی سب رکھتا ہے جوتوں کی جگہ کہاں ہے جوتوں کی جگہ پہ رکھے چاہے وہ جوتے 100 روپے کے ہوں اور 1,00,000 روپے کے اس کی جگہ وہ نہیں. عزت کی جو چیز ہے اور جو زندگی میں مشغول ہونے کے کام ہیں وہ اللہ کی عبادت کی کام جوتے ضرورت ہے ہمارے جوتوں کو بیل میں پہنتے ہیں کوئی سر پہ نہیں رکھتا. ایسے یہ جو ہمارے مشاغل ہیں وہ ہماری ضرورت ہے جیسے جوتا ضرورت لیکن وہ نماز کے اوپر نہیں ہے وہ روزوں سے اوپر نہیں ہے یہ تجارت سچائی سے اوپر نہیں ہے یہ تجارت امانت سے اوپر نہیں ہے کہ آدمی دھوکہ دے اور یہ مشغلے ماں باپ سے اوپر نہیں ہے کہ آدمی ماں باپ کو بھی بھول کر دنیا میں لگ جائے اور یہ مشغلے جو ہے لوگوں کی ہمدردی سے اوپر نہیں ہے لوگوں کے ساتھ ہمدردی غالب ہو اس کے بعد یہ چیزیں اس کی جگہ ہے کہ وہ ان سب چیزوں کے بعد ہے اصل اللہ کے عوامل ہیں سب سے کہہ رہے ہیں ہم اللہ کے بندے ہیں, حضور صلی اللہ علیہ وسلم کے امتی ہیں اور اپنے ماں باپ کے اولاد ہیں, اس کے بعد بیوی کے شوہر ہیں, اس کے بعد بچوں کے باپ ہیں, اس کے بعد کسی پارٹنر کے ہم پارٹنر ہیں, اور اس کے بعد کسی ڈاکٹر دکان کے ہم تاجر ہیں. سب سے پہلے اللہ کے بندے, سب سے بعد اس کے بعد حضور کی امت ہی ہے, ماں باپ کے اولاد ہیں. درجے نہ بولے کیا, لیکن اس وقت ہوگا کہ اس ماحول میں جائیں گے, اس کو سنیں گے, ورنہ تو ہم یہی سن رہے ہیں. وہ تو یہی کہ بھائی گاہک بھگوان ہے, یہی سنتے ہیں نا کہ گاہک بھی بھگوان, کہاں لے کے کھڑے رہے, مہمان بھی بھگوان ہے, وہاں کہاں جا کے کھڑے رہے, وہ یہ سن رہے ہیں صبح شام رات دن اسی ماحول میں پل بڑھ رہے. اس لیے گزاری کا حضرات سے طے کریں ان شاء اللہ کہ اس مبارک دین کو اور اس دین کی محنت کو سیکھنے سمجھنے کے لیے ان شاء اللہ چار چار مہینے لگائیں لگاؤ گے ان شاء اللہ. سفر پر نیت کرائے سب نیت نیت تو سبھی بنا, اور جتنا جلدی نکلنے کی نیت کریں گے اللہ اتنا جلدی. اور جیسے میں نے عرض کیا کہ وقت سے پہلے پہلے لگا دیں, ورنہ پھر ہوش ہم کو آئے گا, ہم کو ہوش آئے گا لیکن باقی ہمارے ہاتھ سے نکل گئی ہوگا, وہ باقی ہمارے ہاتھ سے نکل گئی ہوگا. مولانا محمد صاحب رحمۃ اللہ علیہ بات فرماتے تھے بچوں کی تعلیم تربیت کے بعد میں, وہ فرماتے تھے کہ اپنے گھروں میں وظائف کی تعلیم شروع کر دو ورنہ تم اپنے ہی گھروں میں بے گھر ہو جاؤ. کیا فرماتے تھے, تعلیم کے ذریعے سے اپنے بیوی بچوں کا دینی ایمانی آمانی ذہن بنا دو, اگر تم نے وہ نہ کیا تو پھر تم اپنے ہی گھر میں بے گھر ہو جاؤ. تعلیم اب وقت نکل چکا ہے, اب آدمی کیا کرے گا سوائے ہونے کے اور کوئی کام نہیں ہو, تو اس لیے کوشش کریں کہ ابھی ہمارے پاس موقع ہے, ہمیں بھی سنبھالنے کا, اپنے گھر والوں کو بھی سنبھالنے کا موقع, جو ہمارے دن میں بنیادی ضرورت ہے, بنیادی فریضہ ہے. تو اس لیے گزارش ہے ہر ہمت کے ساتھ کھڑے ہو کر پیش کریں, اور ان پر نظر دیا جائے کہ جس کی ماں سے ان شاء اللہ نبج کا کرم ہے, کھڑے ہو کر گزار کریں.